उसका काम कर्तव्य स्रोत अधिकारको प्रयोग कानुनले परिभाषित गरेको बुझ्यो हुने र कानुनको नजरमा सबै समान हुने, कानुनभन्दा माथि कोही नहुने र संविधान समाजका मुलुकका सामान्य कानुनहरूको उपज हुने प्रणाली, त्यसलाई हामी के भन्छौँ, कानुनको शासन भनेर भन्छौँ। यो चाहिँ एबी डायसीले व्याख्या गरेको अवधारणा 1885 होइन, त्यसमा आधारित छ। इन्ट्रोडक्सन टु द ल अफ द कन्स्टिट्युसन भन्ने बुकमा उसले तिनवटा कुरा भन्छ नि, अब्सेन्स अफ आर्बिट्ररी पावर्स अथवा माइट इज राइट, यो स्वेच्छाचारी शक्तिको प्रयोग गर्न नपाउने अवस्था, इक्वालिटी बिफोर द ल, कानुनको नजरमा सबै समान हुने अवस्था, र कन्स्टिट्युसन एज ए प्रोडक्ट अफ जेनरल रुल अफ द नेसन, मुलुकका सामान्य कानुनहरूको उपज वा उपरी दस्तावेजका रूपमा संविधान रहने भन्ने जुन यी प्रिन्सिपलहरू हुन्, ती प्रिन्सिपलहरू अहिले पनि त्यतिकै महत्त्वपूर्ण छन् विधिको शासनलाई बुझ्नलाई। तर त्यति मात्रै नभइकन विधिको शासनका क्यारेक्टरिस्टिक्सहरू चाहिँ अरू पनि हुने भए, राज्यका हरेक व्यक्ति समूह संस्था तथा सरकार कानुनको दायराभित्र रहनु पऱ्यो, मेन कुरो लिमिटेड गभर्मेन्ट रुल अफ ल हुनलाई, होइन, कानुनभन्दा माथि कोही हुनु भएन। र कानुनको त्यस्ता सबै संस्था व्यक्तिले के गर्नु पऱ्यो, परिपालना गर्नु पऱ्यो, र यो कुनै पनि व्यक्ति वा संस्थाको स्वेच्छाचारिताले कुनै एक्सन हुने, काम हुने, शासन हुने, निर्णय हुने अवस्थाको अन्त्य हुनु पऱ्यो। यी सबै कुराहरू, शासनका गतिविधिहरू कानुनले रेगुलेट गरेको बुझ्यौँ, कानुनले डिफाइन गरेको बुझ्यौँ, सार्वजनिक शक्तिको सार्वजनिक स्रोतको प्रयोग गरेर गरिने कार्यहरू, त्यो बमोजिम हुनु पऱ्यो, त्यसलाई हामी विधिको शासन, कानुनको शासन भन्छौँ। यसका लागि कानुनी सर्वोच्चता हुनुपर्छ, लिगल सुप्रिमेसी भनेको कानुनभन्दा माथि हुनु हुँदैन भन्ने सबै कुरा, संवैधानिक सर्वोच्चता त्यही नै हो, देयर सुड बी कन्स्टिट्युसनल सुप्रिमेसी, नो ल अथवा नो एक्सन ओर एनी पावर अबभ देन द कन्स्टिट्युसन, संविधानले गाइडबुक गरेको बमोजिम, कानुनको दृष्टिमा सबै व्यक्ति समान रहेको, स्वेच्छाचारी शक्तिको कुनै गुन्जायस नभएको राज्य व्यवस्था, त्यसैले के हो, कानुन शासन हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यसका केही पूर्व शर्तहरू हुन्छन्, रुल अफ ल का चाहिँ केही प्रिकन्डिसनहरू हुन्छन्। अब कानुनहरू भविष्य प्रभावी हुनुपर्छ, भूतप्रभावी कानुन बनाउन पाइँदैन भन्छ रुल अफ लमा, नत्र भने शासकले आफूलाई लागे अनुसारको कानुन बनाएर विगतका एक्सनलाई पनिस गर्छ, त्यो निरङ्कुश हुन सक्छ। त्यसैले भविष्य प्रभावी हुनुपर्छ, भूतप्रभावी होइन, कानुन सापेक्षिक रूपमा स्थिर हुनुपर्छ। इट डज नट मिन द्याट द ल अलवेज सुड बी कन्सिस्टेन्ट एन्ड अनचेन्जेबल, अनएमेन्डेबल, तर यो चाहिँ के हुनुपर्छ, एकदमै भोलाटाइल पनि हुनु हुँदैन, इजिल्ली एमेन्डेबल पनि हुनु हुँदैन, तर सापेक्षिक रूपमा यो चाहिँ स्थिर भएको राम्रो। अर्को, कानुन निर्माण खुला, स्थिर, स्पष्ट र सामान्य नियमहरूद्वारा निर्देशित हुनुपर्छ, भनेको यो कानुन निर्माण प्रक्रिया पनि ओपन हुनुपर्छ, पिपल सुड नो अबाउट इट, पिपल सुड इङ्गेज इन इट, पिपल सुड पुट फरवर्ड देयर ओपिनियन अन इट, होइन, र त्यो सधैँभरि एउटै प्रक्रिया, स्थिर प्रक्रियाबाट कानुन निर्माण हुनुपर्छ। जसरी हामीले पढ्यौँ अघि, ती विधिहरूको पुरा गरेर चाहिँ यो निर्माण हुनुपर्छ भन्ने मान्यता राख्छ। त्यो पूर्व शर्त हो भने न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता, इन्डिपेन्डेन्ट एन्ड प्रोफेसनल जुडिसियरी भयो भने मात्रै रुल अफ ल, किनभने अन्तिममा रुल अफ ल मेन्टेन गर्ने अन्तिम इन्स्टिट्युसन भनेको जुडिसियरी हो, होइन, त्यसको स्वतन्त्रता र व्यावसायिकताको प्रत्याभूति गरिएको हुनुपर्छ। अदालतलाई जुडिसियल रिभ्यूको अधिकार दिएको हुनुपर्छ, न्यायिक पुनरावलोकनको, अदालत सधैँ पहुँच योग्य हुनुपर्छ, यानि कि न्याय सेवा चाहिँ यो के हुनुपर्छ, पहुँच योग्य हुनुपर्छ, आम नागरिक सजिलै पहुँच योग्य हुनुपर्छ, प्राकृतिक न्यायको सिद्धान्तको पालना गरेको हुनु पर्यो, कानुनमा प्रेडिक्टेबिलिटी, पूर्वानुमान योग्यता हुनु पर्यो, अपराध नियन्त्रणका संस्थालाई स्वविवेक प्रयोग गर्ने सीमा कम दिनु पर्यो, कम स्वविवेक प्रयोग गर्ने सीमा भनेको के हो, यो तपाईँहरूले कानुन कहिलेका ऐनहरू पढ्नुभयो भनेदेखि 5 वर्षदेखि के अरे 6 महिनादेखि 5 वर्षसम्म कैद भन्यो भने देयर इज लार्जर स्पेस अफ युजिङ डिस्कसनरी पावर, फैसला गर्नेले, निर्णय गर्नेले जे मन लाग्छ त्यही गर्छ, होइन, त्यसैले यस्तो खालको 5,000 देखि 2,00,000 रुपियाँसम्म जरिमाना भन्यो भने 5,00,000 गरे पनि 2,00,000 के अरे 5,000 गरे पनि 2,00,000 गरे पनि हो, त्यस्तो चाहिँ कम हुनुपर्छ भन्ने। स्वविवेकमा कानुन बर्बाद गर्ने छुट हुनु हुँदैन, लोकतान्त्रिक राजनैतिक प्रणाली हुनु पऱ्यो, डेमोक्रेटिक सिस्टम नभइकन रुल अफ ल सम्भव छैन, र उदार बजारमुखी अर्थव्यवस्था, इकोनोमी हेज इम्प्याक्ट अफ एभ्री डाइमेन्सन अफ गभर्नेन्स एन्ड सोसाइटी, सो लिबरल इकोनोमिक सिस्टमलाई हामीले अवलम्बन गरेको हुनु पऱ्यो, मार्केट ओरिएन्टेड, न्यायमा र समानतामा आधारित सामाजिक व्यवस्था हुनु पऱ्यो, जस्टिस एन्ड इक्वालिटी बेस्ड सोसल प्रोभिजनहरू हुनु पऱ्यो, यी भयो भने बल्ल विधिको शासन हुन्छ, के का आधारमा अथवा यसका क्यारेक्टरिस्टिक चाहिँ भन्ने पनि हुन्छ। संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, न्यायिक पुनरावलोकन, स्वतन्त्र न्यायपालिका, प्रतिनिधिमूलक विधायिका भनेको पिपुल्स रिप्रेजेन्टेटिभका आधारमा विधायिका बन्नु पर्यो, मौलिक हकको प्रतिमूर्ति, न्यायोचित निष्पक्ष र विवेकपूर्ण कानुन, कानुन इट्सेल्फ के हुनु पर्यो भन्दा न्यायोचित निष्पक्ष र विवेकपूर्ण हुनु पर्यो, कानुनको उचित कानुन निर्माणको उचित प्रक्रिया र न्यायमा सहज र सम्मान पहुँच, यो भयो भने मात्रै विधिको शासन हुन सक्छ। अब यो प्रत्येकको के भन्ने यहाँ मैले तिनवटाको गरेको छु, तर रुल अफ ल कायम गर्नलाई जिम्मेवार निकायहरू के हुन्छन् त कुनै पनि मुलुकमा हेऱ्यो भने चाहिँ पहिलो त व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका, तिनको निश्चित कन्स्टिट्युसनल जुरिस्डिक्सन हुन्छ, त्योभित्र रहेर आफ्नो आफ्नो भूमिकामा सीमित भए तिनीहरू बिचको सम्बन्ध चाहिँ सन्तुलन र नियन्त्रणमा आधारित भयो भने बल्ल रुल अफ ल हुन्छ। यिनीहरू नै नत्र भने यो अनियन्त्रित ढङ्गले काम गर्यो भने निरङ्कुशता जन्मिने हुन्छ। अनि रुल अफ ल कायम गर्न अब के त प्रशासनले खास गरिकन कम्प्लायन्स अफ इम्प्लिमेन्टेसन अफ ल गर्नलाई चाहिँ सार्वजनिक प्रशासन, विधिको शासन कायम गर्ने सिडिओ अथवा विभिन्न अर्धन्यायिक निकायहरू होइन, वा एनी अरू कुनै पनि प्रशासनिक संयन्त्र, सुरक्षा निकाय खास गरी जनपथ प्रहरी जुन हो, सिभिल पुलिस हुन्छ जुन हो, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। अर्को राष्ट्रिय अनुसन्धान निकाय, इन्टेलिजेन्स एन्ड इन्भेस्टिगेटिङ एजेन्सी हुन्छ, त्यसको पनि रुल अफ ल कायम गर्नमा ज्यादै ठुलो भूमिका रहन्छ। सरकारी अभियोक्ता वा वकिल भनेको सरकारी वकिल, कुनै पनि मुद्दा लाने नलाने भन्ने परामर्श वकिलले, सरकारी वकिलले दिन्छ र वकिलले सरकारको पक्षबाट सरकारी वकिलले बहस पैरवी गर्छ। नागरिक समाज दे क्रिएट प्रेसर एन्ड एडभोकेसी होइन, त्यस्तै गरी व्यवस्थापिकामा प्रतिपक्षी दलको ज्यादै महत्त्वपूर्ण हुन्छ रुल अफ ल मेन्टेन गर्नमा, किनभने यसले आवाज बाहिर ल्याउँछ, सरकारको निरङ्कुश चरित्रलाई उजागर ल्याइदिन्छ, गरिदिन्छ, कानुनको उल्लङ्घनको विरोध गर्छ, तर त्यो कम्पिटेन्ट हुनु पर्यो होइन। मानवाधिकार आयोग लगायतका संविधान निकायहरू, सञ्चार जगतको ज्यादै ठुलो भूमिका हुन्छ, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू, यिनीहरूले पनि प्रेसर, यिनीहरूले पनि मानवाधिकारको पक्षमा वकालत होइन, यिनीहरूले गभर्मेन्टलाई इभन रुल अफ ल इम्प्लिमेन्टेसन गर्न सपोर्ट आदि गरेर यिनीहरू जिम्मेवारी निर्वाह गर्छन्। अब हाम्रो संवैधानिक प्रावधान भन्यो भने कानुनको शासनलाई संविधानको प्रस्तावनामै उल्लेख गरिएको छ, संविधानलाई मूल कानुनका रूपमा लिएको छ, अघि हामीले क्यारेक्टरिस्टिक्समा भन्यौँ, अनि स्वतन्त्र र सक्षम न्यायपालिकाप्रति संवैधानिक प्रतिबद्धता छ, समानताको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरिएको छ जसभित्र कानुनको नजरमा सबै समान हुने, विभेद नगरिने भन्ने कुरा, स्वतन्त्र र सक्षम न्यायपालिका तिमीहरूले कानुनी प्रतिरक्षा सहितको फौजदारी न्यायको हक छ, त्यस्तै असमर्थ पक्षको प्रतिनिधित्वका लागि निशुल्क कानुनी सेवा दिने भनेर भनेको छ होइन, यो जसले त्यो कानुनलाई को सर्भिसेसलाई एफोर्ड गर्न सक्दैन त्यसलाई निशुल्क कानुनी सेवा दिने, कानुन बमोजिम बाहेक कर लगाउन र ऋण उठाउन पाइँदैन भनेर रुल अफ ललाई यसरी इम्प्लिमेन्ट गरेको छ, जनताबाट रिसोर्स उठाउन पनि पाइएन होइन, अनि त्यसपछि खर्च गर्न पनि कानुन एप्रुभल गरेर बजेट पास गरेर मात्रै गर्नुपर्छ, कर लगाउन ऋण उठाउन कानुन बमोजिम मात्रै सकिन्छ, मृत्युदण्डको सजाय हुने गरी कानुन नबनाइने भनेर कन्स्टिट्युसनले रुल अफ ल मेन्टेन गर्न यस्ता प्रोभिजनहरू गरेको छ। बट स्टिल द कन्डिसन अफ रुल अफ ल इन आवर कन्ट्री इज नट सो एक्साइटिङ बिकज दि गभर्नेन्स डिग्री अफ गभर्नेन्स हाम्रो गुड गभर्नेन्समा पनि हामी त्यति धेरै अगाडि छैनौँ, त्यसको एउटा मेजर कारण चाहिँ रुल अफ ल इफेक्टिभ नभएर पनि हो। त्यसको कारण के हो नि त, समस्याहरू के छन् त भन्दाखेरि कानुन कार्यान्वयनको पक्ष कमजोर छ, वी डु ह्याभ लट अफ लज, रुल्स, रेगुलेसन्स, बाइलज, प्रोसिजर्स होइन, बट नभएको होइन, ऐन कानुन राम्रा बनेका छन् बट इम्प्लिमेन्टेसन इज भेरी पुअर, कार्यान्वयनको पाटो कमजोर छ, कानुन कार्यान्वयन गर्ने अधिकारीले नै कानुन तोड्ने प्रवृत्ति छ, जसले पालना गर्नुपर्ने हो उसले तोड्छ होइन, एकचोटि गृहमन्त्रीले ट्राफिकको त्यो डिभाइडर क्रस गरिराखेको दौरा सुरुवाल लगाएर यसरी आयो होइन, त्यो के हो त भन्दा जसले पालना गर्नु पनि उसैले, आज एउटा आएको छ कोरोना भाइरसको डब्लुएचओको प्रवक्ताले होइन, उसले भनिरहेछ हातले मुखतिर नाकतिर अनुहारतिर नछौँ त्यो कारणले गर्दाखेरि हामी सङ्क्रमित धेरै हुन्छौँ भनेर यताको पेज पढिसकेपछि अर्कोपल्ट अनुभव गरेर उसले दिइरहेको सो त्यस्तै आफूले सिकाइरहेछ तर आफूले त्यही दिइरहेछ होइन, भनेपछि यो कानुन जसले पालना गर्नु गराउनु पर्ने हो, गर्नु होइन गराउनु पर्ने हो, उसैले उल्लङ्घन गर्ने कारणले गर्दाखेरि यो चाहिँ समस्या छ। कानुन मिच्ने प्रवृत्ति बढ्दै गएको, हामी जहिले पनि लुप होल खोज्छौँ, कानुन कहाँबाट मिच्न सकिन्छ, यसलाई उल्लङ्घन कसरी गर्न सकिन्छ, वी लभ फ्री राइट, त्यसैले गर्दाखेरि मिच्ने प्रवृत्ति चाहिँ बढ्दो छ। अनि बढ्दो दण्डहीनता, फेरि कानुन उल्लङ्घन गर्नेलाई दण्ड सजायको दायरामा कम्पलसरी ल्याउन सक्दैन राज्यले, त्यो कारणले गर्दा इम्प्युनिटीले गर्दा पनि रुल अफ ल त राम्रो छैन। सर्वोच्च अदालतले जन्म कैद सर्वस्व सहित फैसला गरेका मान्छेहरू खुल्याम हिँडिरहेका छन् होइन, कैद सजाय भएका मोस्ट वान्टेड मान्छेहरू चुनाव जितेर आउँछन् होइन, हो त्यस्तो अवस्था, त्यो चाहिँ के हो त भन्दा इम्प्युनिटी, त्यो इम्प्युनिटी दण्डहीनताले गर्दाखेरि रुल अफ ल कायम भएको छैन। न्यायमाथि सबैको समान पहुँच र सहज पहुँच पुगेको छैन, गरिब दिन दुखी जो छ त्यो मुद्दा फैसला नभई मर्छ, कुनै जग्गाको मुद्दा हुन्छ, साँप मिचेको मुद्दा हुन्छ, साउले खाइदिएको मुद्दा हुन्छ होइन, धाउँदा धाउँदा गर्छ, जिल्लाबाट हार्छ, पुनरावेदनबाट हार्छ, सर्वोच्चमा आउँछ, कतिपय मान्छे यहाँ यी के अरे धाउँदा धाउँदै मरेका रेकर्डहरू छन् भने चाहिँ न्याय यो कमसल मान्छेको लागि एक्सेसै छैन न्याय मान्छेको, ठुलो भ्रष्ट छ, त्यसपछि गएर ठुल्ठुलो अपराधी छ भने त्यसलाई 101 वकिलले बहस पनि गर्न तयार हुन्छ, किनभने पैसा तिर्छन्, अनि पैसाका त्यो भएपछि अनि रिनाउन्ड वकिलहरू चाहिँ उनीहरूको पक्षमा, न्यायाधीशले पनि हतार हतार पेशी चढ्छ, सर्वोच्चले पनि चढाउँछ, अनि त्यो फैसला पनि छिटै गरिदिइहाल्छ उसले होइन, त्यसैले यो हामी कहाँ चाहिँ कमजोर मानिसहरूको न्यायमाथिको पहुँच चाहिँ सहज छैन। अदालतको फैसलाको कार्यान्वयनमा उदासीनता, फैसला हुन्छ तर हुँदै हुँदैन, धेरै जसो डिभोर्स केसहरूमा होइन मुद्दा दिने अंश दिने भनेर फैसला गरिदिन्छ, अनि इम्प्लिमेन्टेसन प्रहरी यो प्रशासनले तल गर्ने गराउनै सक्दैन, त्यो कार्यान्वयनै गर्न सक्दैन, फैसला लिएर हिँड्दा हिँड्दै त्यो मान्छे आफ्नो त्यो अधिकार नपाइकन सम्पत्ति नपाइकन मर्छ। सो इम्प्लिमेन्टेसन चाहिँ छैन, अघि पनि सरकारले गर्ने त गर्दैन, सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्नु सबैको कर्तव्य हो भनेर संविधानमै लेखा छ, अदालतको फैसला पालना गर्नु, तर सरकारले नै हुँदै गर्छ भन्छ अनि त्यसपछि के गर्दैन, यो चाहिँ फैसला गर्दैन होइन, यो खालको पनि समस्या छ। अर्को फैसलाको कार्यान्वयनमा समस्या, अर्को चाहिँ न्यायपालिका पनि विकृति रहित हुन सकेको छैन इटसेल्फ, यो चाहिँ के छ त थुप्रो एनामोलिजहरू भएको छ, न्यायालय आफै विकृतिपूर्ण छ, अपराध अनुसन्धान प्रणाली र न्याय प्रणाली परम्परागत भएको, हाम्रो जुन इन्भेस्टिगेसन सिस्टम छ र जुडिसियल सिस्टम छ, इट इज भेरी ट्रेडिसनल वान, यो ट्रेडिसनल भएको कारणले गर्दाखेरि पनि होइन। अर्को चाहिँ स्वविवेकीय अधिकारको गलत प्रयोग हुने गरेको, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुने गरेको यस्ता, र अन्तर्राष्ट्रिय कानुनको प्रभाव क्षेत्र बढेको तर कार्यान्वयन हुन नसकेको, इट ह्याभ आई मिन वी ह्याभ बिन पार्टी अफ मेनी इन्टरनेसनल लज अनि सिग्नेचर गर्दै आउने तर कार्यान्वयन चाहिँ हामी नगर्ने, यो प्रवृत्ति पनि बढेको छ। त्यस्तै गरिकन न्यायालयको कमजोर स्वायत्तता र व्यावसायिकता, न्यायाधीश नियुक्तिमा राजनीतिक भागभण्ड छ अनि यो प्रोफेसनल हुन सकेको छैन र एकदम इन्डिपेन्डेन्ट पनि हुन सकेको छैन। त्यस्तै गरिकन न्यायालयको क्षमता विकासमा पनि के छ, उदासीनता छ, यस्ता खालका समस्याहरू छन् थुप्रै मैले लेखेको छु। सो रुल अफ लको चाहिँ यो भयो। अब डेमोक्रेसी भनेको, तपाईँलाई डेमोक्रेसीको एउटा डेफिनेसन लेख्न लाउँछ है, तपाईँलाई वाट यु मिन बाई डेमोक्रेसी, लोकतन्त्रलाई डिफाइन गर्नुहोस् त एउटा सेन्टेन्समा, चाहिँ 30 सेकेन्डमा राइट इन योर पेपर। ओके कले सर्किट के बाकी छ जनताको भोइस चोइस र राइट्सको सम्वर्धन हुने गरी जनताद्वारा गरिने जनताको शासन लोकतन्त्र हो. ओके सो हेभ बी युज अफ जार के अरे जार्गन्स अथवा भोकाबुलरिज होइन त्यो लोकतन्त्रले थाम्न सक्ने भन्दा बढी त मैले तपाईँलाई कसैले अत्याधिक प्रशंसा गरेँ भने के हुन्छ डर हुन्छ हो म त्यस्तो हुन सक्दिनँ कि होइन म त्यस्तो छैन कि भन्ने हुन्छ कि त्यसैले अलि धेरै भयो त्यो अरू नागरिकले आफ्नो शासन व्यवस्था आफै द्वारा सञ्चालन गर्ने प्रणालीलाई जनताको लागि जनताकै प्रतिनिधि मार्फत शासन गर्ने पद्धति लोकतन्त्र हो. लोकतन्त्रमा सबैको अधिकार सुरक्षित रहन्छ. जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा शासन गर्ने प्रणाली जसमा शासन गर्नु जनताको उत्तरदायित्व. जनप्रतिनिधिमूलक शासन व्यवस्था लोकतन्त्र हो जहाँ नागरिकहरू सार्वभौम रूपमा सम्पन्न सार्वभौम हुन्छन् भने भइहाल्छ सार्वभौम रूपमा सम्पन्न जनताले आफू माथि शासन गर्ने शासक आफ्नो छाना पाउनै पर्ने लोकतन्त्र. ओके ल ठिक छ तपाईँहरू सबैको लोकतन्त्र भनेको यस्तो शासन पद्धति हो जहाँ सरकार शासितहरूको सहभागिता र सहमतिमा सञ्चालित हुन्छ है. Democracy is a system of governance in which the government is run on the engagement and consent of those who are governed. होइन जो शासितहरूको संलग्नता र सम्मतिमा चल्ने शासन वा शासन प्रणाली वा सरकार भएको पद्धतिलाई हामी के भन्छौँ लोकतन्त्र भन्छौँ. यसरी हामीले बुझ्नुपर्छ. अब यो बाई द पिपुल फर द पिपुल के जाति यसरी भन्दा अलिकति यो अलिक पुरानो भयो कि. अथवा यु क्यान अल्सो डिफाइन सम आइडिया बाई गिभिङ इट्स क्यारेक्टरिस्टिक्स. यस्तो शासन प्रणाली जसमा देहायका विशेषता हुन्छन् लाई लोकतन्त्र भन्न सकिन्छ भनेर जहाँसम्म कहिले कहीँ क्यारेक्टरिस्टिक्स लेख्नुहोस् भनेर आउँछ. पहिलो चाहिँ के हो त सोभरिटी अफ द पिपुल जनताको सार्वभौमिकता हुनु पऱ्यो. सार्वभौम सत्ता जनतामा हुनु पऱ्यो. सार्वभौम सत्ता सम्पन्न जनता हुनु पऱ्यो अनि लोकतन्त्र हुन्छ. त्यसैले सबै बुझाइहाल्छ आफ्नो चोइस भोइस सबै राइट त्यसैमा हुन्छ है. त्यसैले अर्को चाहिँ गभर्मेन्ट बेस्ड अपन द कन्सेन्ट अफ द गभर्न. अघि मैले भनेको थिएँ नि यो शासितहरूको सम्मतिमा चल्ने सरकार हुन्छ. शासितहरूको सहमति होइन सम्मति है. त्यो कन्सेन्ट भनेको स्वीकारोक्ति स्वीकार्यतामा चल्ने सम्मतिमा चल्ने के हुने भयो सरकार हुने भयो. मेजोरिटी रुल एन्ड माइनोरिटी राइट्स हुन्छ डेमोक्रेसीमा. हु रुल्स मेजोरिटी बट हुज राइट इज प्रोटेक्टेड अफ माइनोरिटी. बहुसङ्ख्यकको शासन र बहुमतको शासन र अल्पमतको अधिकारको रक्षा है. अल्पमतको अधिकारको रक्षा ग्यारेन्टी अफ बेसिक ह्युमन राइट्स आधारभूत मानव अधिकारको रक्षा सुनिश्चितता फ्री फेयर एन्ड फ्रिक्वेन्ट इलेक्सन. लोकतन्त्र भन्ने बित्तिकै इलेक्सन लोकतन्त्रको मर्म हो लोकतन्त्रको मूल माध्यम हो. त्यसैले तर यो चाहिँ थ्री अफ हुनुपर्छ. फ्री हुनु पऱ्यो फेयर हुनु पऱ्यो फ्रिक्वेन्ट हुनु पऱ्यो स्वतन्त्र हुनु पऱ्यो निष्पक्ष हुनु पऱ्यो र आवधिक हुनु पऱ्यो भनेको समयमै हुनु पऱ्यो फ्री फेयर एन्ड फ्रिक्वेन्ट इलेक्सन. त्यसपछि राइट एन्ड रेस्पोन्सिबिलिटी अफ द पिपुल टु पार्टिसिपेट इन पोलिटिकल सिस्टम. राजनीतिक प्रणालीमा सहभागी हुने जनताको अधिकार र कर्तव्य दुवै. पोलिटिकल सिस्टममा पार्टिसिपेट हुनु अधिक कर्तव्य मात्र होइन उनीहरूको अधिकार पनि हो अधिकार मात्र होइन कर्तव्य पनि हो. कतिपय देशमा भोट हालेन भने कारवाही हुन्छ है. त्यसैले टु पार्टिसिपेट इन पोलिटिकल सिस्टम इज बोथ राइट्स एन्ड रेस्पोन्सिबिलिटी अफ द सिस्टम सिटिजन अर पिपुल. इक्वालिटी बिफोर द ल अथवा रुल अफ ल समानता हुनु पऱ्यो होइन. कन्स्टिट्युसनलिजम एब्सेन्स अफ डिस्क्रिसनरी पावर संवैधानिक सर्वोच्चता संविधानवाद हुनु पऱ्यो. स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग गर्ने अवस्था हुनु भएन. सोसल इकोनोमिक एन्ड पोलिटिकल प्लुरलिजम डेमोक्रेसी इज द्याट which accepts the pluralistic idea, maybe social pluralism, cultural pluralism, political pluralism, होइन सामाजिक सांस्कृतिक विविधतालाई पनि स्वीकार छ, बहुलतालाई पनि स्वीकार छ, वैचारिक बहुलतालाई पनि स्वीकार्ने पद्धति छ भने बल्ल लोकतन्त्र हुन्छ। त्यस्तै लिबरालिजम हुनु पर्यो। लिबरालिजम भनेको उदारवाद भएको शासन मात्रै, उदारवादी शासन मात्रै डेमोक्रेटिक हुन्छ। के उदारवाद? फ्रिडम अफ पोलिटिक्स, राजनीति गर्न पाउने स्वतन्त्रता, रिलिजन एन्ड कन्साइन्स, आफ्नो ज्ञान संज्ञान धर्म धारण गर्न पाउने, प्रेस स्वतन्त्रता, अनि एक्सप्रेसन अभिव्यक्तिको स्वतन्त्रता, मन लागेको कुरा भन्न पाउने, एसोसिएसन सङ्गठित हुन पाउने स्वतन्त्रता, र राइट टु प्राइभेसी, व्यक्तिको व्यक्तिगत गोपनीयताको हक जस्ता लिबरालिजमका प्रिन्सिपलहरू अवलम्बन गरेको शासन प्रणाली, र भ्यालु अफ टोलरेन्स, कोअपरेसन एन्ड कम्प्रोमाइज। लोकतन्त्र त्यो जहाँ अधिक स्तरको राजनीतिक सहनशीलता हुन्छ, पोलिटिकल टोलरेन्स हुनु पर्यो। जहाँ टोलरेन्स छैन त्यहाँ डेमोक्रेसी हुँदैन, भनेको फरक विचारलाई सहन गर्न सक्ने क्षमता हुनु पर्यो। एग्रेसिभ हुनु भएन अर्काको विचार सुनेर, स्वाभाविक लिनु पर्यो, सहन गर्न सक्नु पर्यो। अनि त्यस्तै कोअपरेसन, एकअर्कालाई सहयोग गर्ने प्रवृत्ति पनि हुनु पर्यो, र कम्प्रोमाइज, डेमोक्रेसी कम्प्रोमाइजेस, किनभने डेमोक्रेसी इज ए पार्टिसिपेटरी अप्रोच अफ गभर्निङ इन द्याट मेनी एक्टर्स ओर स्टेक होल्डर गेट इङ्गेज इन द डिसिजन मेकिङ प्रोसेस, सो दे विल बार्गेन, दे विल निगोसिएट, दे विल हेभ डायलग इन द प्रोसेस, दे विल गिभ एन्ड टेक एन्ड रिच इन टु ए कन्क्लुजन अर इक्विलिब्रियम बाई कम्प्रोमाइजिङ मेनी थिङ। मेरो गोरुको 12% भनेर त निगोसिएसन कन्सेन्सस हुँदैन। त्यसैले लोकतन्त्र यस्तो हो जहाँ हामी एडजस्टमेन्ट गर्छौँ, कम्प्रोमाइज गर्छौँ, आफूलाई मन नपरेको कुरालाई पनि ओके भन्छौँ, र आफ्नो अधिकार प्राप्तका लागि गर्नका लागि बार्गेनिङ पनि गर्छौँ, तर एउटा सम्झौता र सहमतिमा जान्छौँ। सो हाउ मच फ्लेक्सिबल यु आर, तपाईँ जति फ्लेक्सिबल भयो त्यति डेमोक्रेटिक हुन्छ, जति रिजिड भयो त्यति कन्जर्भेटिभ हुन्छ, नन डेमोक्रेटिक, अथोरिटेरियन, मैले भने जस्तो हुनुपर्छ, मै ठिक छु, मेरो विचार ठिक, म जे खान्छु त्यो ठिक, म जस्तो छु म ठिक, होइन भन्नुहुन्छ भने यु आर नन डेमोक्रेटिक है। त्यसैले यसमा चाहिँ कम्प्रोमाइज पनि अर्को क्यारेक्टरिस्टिक त्यो भनेको त रुल अफ ल, जस्तै कानुनको नजरमा सबै समान हुनुपर्छ, कोही राजा महाराजा ठुलो शासकलाई कानुनै नलाग्ने यस्तो धनी गरिब हुनुहुन्छ। सो दिस इज द डेमोक्रेसी इज 21st century शासन प्रणाली, डेमोक्रेसीको विकल्प छैन। संसारमा अहिले post-90 चाहिँ डेमोक्रेटाइजेसनको मुभमेन्ट चलेर मोस्ट अफ द कन्ट्रिज डु हेभ डेमोक्रेटिक सिस्टम, दो फ्यु अफ देम डु हेभ सेन्ट्रलाइज अथोरिटेरियन लिटल विथ डि डिस्पोट के डिस्पोटिक अथवा चाहिँ टिरानिकल सिस्टमहरू पनि नभएका चाहिँ होइनन्, तर अधिकांश देशहरू के छन् अहिले डेमोक्रेटिक। तर डेमोक्रेटिकमा पनि लिबरल डेमोक्रेटिक भनेको अलि फरक हो, होइन, अनि कन्जर्भेटिभ डेमोक्रेटिक, सोसियालिस्ट डेमोक्रेटिक भनेको चाहिँ अलिकति कलेक्टिभिजममा विश्वास राख्ने खालका डेमोक्रेसीहरू, तर कुनै न कुनै रूपमा डेमोक्रेसी अहिलेको अनिवार्य आवश्यकता हो सुशासनको वा सत्शासनको। देन त्यो डेमोक्रेसी हुनलाई नै फेरि अर्को के चाहिन्छ, इन्क्लुजन चाहिन्छ है। इफ यु डु नट ह्याभ इन्क्लुजन देन डेमोक्रेसी, इन्क्लुजन भनेको शब्दैले के परिकल्पना गर्छ त भने देयर इज डाइभर्सिटी इन द सोसाइटी, सो द्याट डाइभर्स क्यारेक्टरिस्टिक्स सुड बी रिफ्लेक्टेड इन पोलिटिकल एडमिनिस्ट्रेटिभ जुडिसियल प्रोसेस एन्ड स्ट्रक्चर अफ द कन्ट्री। कुनै पनि राज्यको राजनीतिक प्रशासनिक आर्थिक न्यायिक संरचना र प्रक्रिया, विकासात्मक संरचना र प्रक्रियामा समाजको विविधता झल्किएको हुनु पर्यो है। तपाईँहरूको भोलि के छ, जात छ, नासुको जात छ, होइन, यता के हुन्छ के हुन्छ, त्यसैले भोलि छुट्टी अब नासुको मिलाएर आउने धेरै ठिक लगाउने तिनीहरूको नम्बर बेलुका आउनु भ्याउनुहुन्छ, कति बजी सकिन्छ भोलि, त्यो सरस्वती क्लास कति बजी राख्छ, 12 बजी भने जस्तो लाग्छ, फेरि त्यो पढाएर कति बेला, त्यसो भए तपाईँहरू भोलि पनि ल 3:30 बजी आउनुहोस्, 2 क्लास गर्ने सो के अरे, त्यो डाइभर्सिटी हुन्छ सोसाइटीमा, त्यो फरकपनालाई स्वीकार गर्नु गर्नुपर्छ, त्यो गर्नका निमित्त राज्य संस्था संरचनामा सबैको सहभागिता सुनिश्चित गर्नुपर्छ। त्यसैले इन्क्लुजनको त्यो मान्यता हो। इन्क्लुजन भनेको चाहिँ के हो त भन्दा, समाजमा वञ्चिती र बहिष्करणमा परेका वर्ग समूहलाई मूल प्रवाहमा ल्याउनका लागि, मेन स्ट्रिममा ल्याउनका लागि विशेष व्यवस्था गर्ने नीति नै इन्क्लुजन हो। सो समावेशीकरण राज्यले पछाडि परेका पारिएका वञ्चित र बहिष्करणमा सीमान्तीकरणमा परेका वर्ग समूहलाई मूल प्रवाहमा ल्याउनका लागि विशेष व्यवस्था गर्नलाई दिने नीतिलाई हामी समावेशीकरण भनेर भन्छौँ. सोसल इन्क्लुजन इज द पोलिसी सेट अथवा सेट अफ द पोलिसिज द्याट हेल्प स्पेसल प्रोभिजन टु द मार्जिनलाइज एक्सक्लुडेड अल्ट्रा पुअर एन्ड माइनोरिटिज टु ब्रिङ देम इन टु दि मेन स्ट्रिम अफ द कन्ट्री मेन स्ट्रिम अफ द सिस्टम त्यसलाई चाहिँ हामी इन्क्लुजन भन्दा रहेछौँ. इन्क्लुजन छ कि एक्सक्लुजन बुझ्नु पऱ्यो. एक्सक्लुजन भनेको के हो त भन्दा बहिष्करण र वञ्चितीकरण हो. यो शब्द एउटै एक्सक्लुजनले दुईवटा अर्थ हाम्रो नेपालीमा चाहिँ दिन्छ. दुइटैको संयोजन बहिष्करण र वञ्चितीकरण अलिकति फरक छ. बहिष्करण भनेको स्ल्यामिङ द डोर फर यु यु कान्ट इन्टर इन साइड तिमी मेरोमा तिमीलाई ढोका बन्द छ भने पनि के भयो बहिष्कार भयो है. कुनै पनि कारणले कुनै कारण देखाएर तपाईँलाई बहिष्कार गरे तिमीले अफिसर भएको छैनौ त्यसैले मेरो दिलको ढोका बन्द गरे भने तपाईँको स्ट्याटसको कारणले बहिष्करणमा परे होइन. अफिसर भएको भए खुल्ला हुन्थ्यो. अफिसर नभएको भएर दिलको ढोका बन्द भयो भने द्याट इज अ काइन्ड अफ एक्सक्लुजन. तिमी फलना जाति हो त्यही भएर मेरो गेटभित्र नछिर मन्दिरमा नपस वा धारो नछौ पानी नछौ भन्यो भने एक्सक्लुजन हो. त्यसैले दलितहरूको समस्या एक्सक्लुजनको समस्या. तर खुल्लै छ यु क्यान कम. म बोलाउँदा पनि बोलाउँदिनँ. म व्यवस्था गर्छु. मैले भित्र इन्जोय गरिरहेको छु डिनर लन्च सपर होइन के छ इन्जोय गरिरहेको छु. तपाईँ बाहिर हुनुहुन्छ टुलुटुलु हेरिरहनु भएको छ होइन. अनि तर आउने साहस छैन तपाईँ. आइहाले पनि मैले कुटेरै खेप्दिनँ होइन. अलिकति आरिस गराउँला के गराउँला तर तपाईँमा साहसै छैन. किनभने कल्चर हेज क्रिएटेड ए काइन्ड अफ सप्रेस साइकोलोजी अन यु. मतलब महिलाहरूले पुरुषले जति गर्न सक्दिनँ होइन. अनि त्यसपछि म चाहिँ जनजाति हो क्षेत्री बाहुनले जति गर्न सक्दिनँ अथवा म चाहिँ गरिब हो के पो भन्न लागि त्यहाँ धनीले जस्तो मैले गर्न सक्दिनँ. म कमजोर हो त्यो चाहिँ सम्पन्न हो बलियो हो शक्तिशाली हो. मनोविज्ञानले हामीलाई छेक्छ अनि स्ल्यामै गरेको छैन यो तपाईँलाई चाहिँ प्रोहिबिटै चाहिँ गरेको छैन भने त्यो कारणले पछाडि पर्नुलाई चाहिँ हामी के भन्छौँ वञ्चिती भनेर भन्छौँ है. वञ्चितीकरण त्यसैले नेपालमा दलित र महिलाको समस्या वञ्चितीको होइन बहिष्करणको समस्या हो. महिलालाई त धेरै ठाउँमा बहिष्कारै गरेको छ नि होइन. का यो काजक्रिया गर्न बाबुआमाको हुँदैन छोरीले भन्छ. त्यसपछि गएर चाहिँ बिहे गरेर गइसकेपछि तिम्रो गोत्रै चेन्ज भयो अब कुल पितृ केहीमा तिमी चल्दैनौ भनिदिन्छ होइन. अनि त्यसपछि गएर पिरियड भएको बेलामा चार दिन तिमी अनटचेबल हो तिमी तिमीले छोएको केही चल्दैन भनेर भन्छ होइन. अनि केही ठुलो उठाउन बोक्न साहसिक काम गर्न खोज्नु छोरीले सक्दैन भनिन्छ होइन. के हो बहिष्करण है. अब केही वञ्चितीकरण पनि छन् महिलाको हिसाबले तर धेरै बहिष्करणको कारणले गर्दा पछाडि परेका हुन्छन् महिलाहरू पनि दलितहरू पनि बहिष्करणको कारणले हो भने मधेसी जनजाति गरिब लोकोन्मुख यिनीहरू चाहिँ के हो त भन्दा वञ्चितीकरण साइकोलोजिकल टेरर साइकोलोजिकल इन्फेरियोरिटी मनोवैज्ञानिक लघुत्ताभास म कमजोर म सक्दिनँ ऊभन्दा म कम हो स्वीकार्यता के हो त्यो कारणले गर्दाखेरि चाहिँ पछाडि पर्यो. त्यसैले वञ्चिती र बहिष्करणमा परेका वर्ग समूहलाई मूल प्रवाहमा ल्याउन विशेष व्यवस्था सहितका नीतिगत प्रबन्धहरूलाई हामी चाहिँ समावेशीकरण भनेर भन्छौँ. अब यो समावेशीकरणका विभिन्न विधिहरू हुन्छन् होइन. यसमा खास गरिकन सशक्तिकरण गरेर पनि मूल प्रभावीकरण गर्न सकिन्छ. एफर्मेटिभ एक्सन लिन सकिन्छ. सकारात्मक विभेद बराबरको अवस्थामा चाहिँ जो पछाडि परेको छ त्यसलाई अगाडि परेको वर्ग समूहको अधिकारलाई कटौती गरेर उसलाई थप दिने कुरा अनि आरक्षण कोटा छुट्याएर सीमित प्रतिस्पर्धाद्वारा अवसरमा लैजाने कुरा सहुलियत दिने महिलालाई 40 वर्षसम्म जात दिन पाउने होइन 6 महिना मात्रै चाहिँ ऊ बसे हुने के अरे प्रोभिजन पिरियडमा बसे हुने होइन यस्तो खालको सहुलियत दिने अनि त्यस्तै गरिकन विशेष व्यवस्था स्पेसल गर्न स कसैका लागि यो चाहिँ यसले मात्रै रिजर्भ गरेर पाउने भनेर जस्तो महिला विकासमा महिलाले मात्रै होइन यो खालको हुन्छ नि विशेष पद विशेषलाई मात्रै गर्ने भनेर पनि गर्न सकिन्छ. यस्ता खालका विभिन्न तरिकाले मूल प्रवाहीकरण गरिन्छ र राज्य संयन्त्र निर्णय प्रक्रिया शक्ति अधिकार अवसर स्रोतमाथि कुनै अमुक जाति वर्ग समुदायको वर्चस्वलाई अन्त्य गरेर ती कुराहरूमा सबैको पहुँच पहिचान प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा विधि लोकतान्त्रिक विधि हो सामाजिकीकरण भनेको चाहिँ होइन यो सोसल इन्क्लुजनका केही प्रिन्सिपलहरू छन् सिद्धान्तहरू छन् ती सिद्धान्तमा आधारित मान्यता हो सोसल इन्क्लुजन जस्तो इक्वल कन्सर्न एन्ड रिस्पेक्ट सबैको लाई समान के अरे महत्त्व दिने र आदर गर्नुपर्छ भन्ने मान्यतामा आधारित छ प्रिन्सिपल अफ इक्वल कन्सर्न एन्ड रिस्पेक्ट समान सरोकार र समान आदर को सिद्धान्त अर्को सब्सटेन्टिभ इक्वालिटी द इक्वालिटी सुड नट ओन्ली बी जेनरल इक्वालिटी भनेको सबैलाई बराबर बिहेभ गर्यो भने के हुन्छ जेनरल इक्वालिटी हुन्छ सब्सटेन्टिभ भनेको फरकलाई फरक हिसाबले व्यवहार गर्नु चाहिँ सब्सटेन्टिभ इक्वालिटी हो गभर्मेन्ट डिसाइड्स टु रिभाइभ हेटौडा कपडा उद्योग एन्ड देन वेन यु विल कम टु सिभिल सर्भिस इट डिसाइड्स टु प्रोभाइड यु क्लोथ प्रोड्युस बाई ह्युमन हेटौडा के भन्छ कपडा उद्योग and it decided to provide you all 2 meters for preparing making a pair of suit haina bhane tyo kasai lai suit banare euta half pant silauna pani puksha kasai lai euta coat ra euta half pant matrai silauna pugne jait haina uli hastai chha usko ali ubrine bhayo bhanera so it is tyo chai ke ho bhanda tyo general equality ba tesari hudaina napera जसलाई जति आवश्यक पर्छ त्यति कपडा दिनु चाहिँ के हो सब्सटेन्टिभ इक्वालिटी हो त्यसैले गर्दाखेरि सब्सटेन्टिभ इक्वालिटी गर्नलाई हामीले यो चाहिँ इन्क्लुजन गर्ने हो सार्वभूत समानताका लागि अर्को चाहिँ यो नन डिस्क्रिमिनेसन स्टेट सुड नट डिस्क्रिमिनेट टु एनी इन्डिभिजुअल बेस्ड अन कास्ट इथनिसिटी रिलिजन ओरिजिन स्ट्याटस होइन ल्याङ्ग्वेज आदिको आधारमा यो चाहिँ अभिभेदको सिद्धान्त र पार्टिसिपेसन इन पब्लिक लाइफ प्रिन्सिपल अफ पार्टिसिपेसन इन पब्लिक लाइफ एभ्री इन्डिभिजुअल हेज राइट टु पार्टिसिपेट इन पब्लिक सार्वजनिक जीवनमा एकदम खुलेर रमाएर खुसी भएर समान चाहिँ आत्मसम्मानपूर्ण तरिकाले बिना विभेद सहभागी हुन पाउँ र गाउँमा कुनै फङ्सनिङ भइरहेको छ एकदम धार्मिक कार्य भइरहेको छ रिचुअल कार्य भइरहेको छ भने त्यसमा जाति लिङ्ग शारीरिक अवस्था होइन उमेर यो कुनै पनि आधारमा विभेद नगरिकन तपाईँलाई समान रूपले सहभागी दिन पाइन्छ भने त्यो मान्छे प्रफुल्लित आत्मसम्मानपूर्वक र म मेरो समाज मेरो देश मलाई समान हैसियत दिएको छ भन्ने फिल गर्छ तिमी नआऊ तिमीले हुँदैन यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भन्ने खालको विभेद छ भने त्यो चाहिँ के भयो पब्लिक लाइफमा समान सहभागी भएन होइन मेरो एकजना साथीको बिहे हुने भयो त्यसपछि त्यो बिहेमा ऊ अलिक के अरे खानदानी परिवारमा बिहे गर्न पुग्यो त्यसपछि उसले जागिर सागिर खाइसकेको थियो मैले जागिर पनि खाएको थिएन मलाई निम्ता गरेर के भन्यो भने निम्तामा अब म एकदम मिल्ने साथी तर सुट लगाएर आउनुपर्छ भन्यो देन आई डिन्ट ह्याभ सुट र मैले सुट किन्न आवश्यक पनि ठानिनँ किन्न पनि सक्दिनँ त्यो बेलामा देन मेरो एकदम मिल्ने साथीको बिहेमा जान पाइनँ सो आई कुड नट पार्टिसिपेट इन पब्लिक फङ्सन्स ड्यु टु द पोभर्टी होइन त्यो वर्गीय विभेद हो त्यो चाहिँ होइन सुट लगाएर मात्रै आउन पाउँछौ भन्ने हो त्यो चाहिँ के हो त भन्दाखेरि यो इन्क्लुजन भएन म एक्सक्लुडेड भएँ सुट नभएको कारणले गर्दा सो यो खालि जाति लिङ्ग भाषा उत्पत्ति वर्ग वर्णको हिसाबले मात्रै हुँदैन स्ट्याटसको हिसाबले हुनसक्छ होइन वा चाहिँ यो आर्थिक हैसियतको हिसाबले हुनसक्छ सो पब्लिक लाइफमा बिना डिस्क्रिमिनेट चाहिँ पार्टिसिपेट हुन पाउनु पऱ्यो होइन प्रोपोर्सनल रिप्रेजेन्टेसनको सिद्धान्त समानुपातिक प्रतिनिधित्वको सिद्धान्त स्पेसल प्रोटेक्सन विशेष संरक्षणको सिद्धान्त विशेषलाई विशेष संरक्षण गर्ने होइन अनि स्टेट रेस्पोन्सिबिलिटीको सिद्धान्त भनेको चाहिँ राज्यको दायित्व राज्यको जिम्मेवारीको सिद्धान्त सबैलाई समान व्यवहार गर्नु समावेशी गराउनु पोजिटिभ डिस्क्रिमिनेसन इट इज डिस्क्रिमिनेसन मेड टु सर्टेन ग्रुप विथ दि पर्पस अफ पोजिटिभनेस होइन सकारात्मक रूपले गरेको विभेद विभेद त विभेद नै हो नि होइन अघि मूलधारमा भएको मेन स्ट्रिममा भएको वर्गको अधिकार कटौती हुन्छ त्यो अर्कोले पाउँछ अनि असमान पर्फर्मेन्स गर्ने मान्छेहरू कमजोरले अवसर पाउँछ अलिक कम्पिटेन्टले नपाउने पनि हुनसक्छ विभेद चाहिँ हो तर के का लागि त भन्दा सकारात्मक उद्देश्यले गरेको हुँदा तपाईँले यसलाई स्वीकार्नुपर्छ सबैले होइन त्यसैले यो चाहिँ पोजिटिभ डिस्क्रिमिनेसन म्यान्डेटरी रिप्रेजेन्टेसन सबैको सहभागिता अनिवार्य सहभागिताको सिद्धान्त कम्पेन्सेसन यो डिस्क्रिमिनेसन चाहिँ इट इज अल अबाउट कम्पेन्सेटिङ एन्सेस्ट्रल रङ पिता पुर्खाले गरेको गल्तीको सजाय हामीले भोगेको त्यसको क्षतिपूर्ति तिरेको जो क्षेत्री बाहुन छ पहाडी छ होइन पुरुष छ तपाईँले त्यसलाई सम्झिनु पऱ्यो कि पहिलेका पुरुष तपाईँका पिता पुर्खा भनेको आफ्नै बाबामा मेरो बाबामालाई त खान पनि पुग्दैन थियो होइन मेरो फ्यामिली 11 दाजुभाइ दिदीबहिनी छौँ त्यो कसैलाई पनि राम्रोसँग वर्षभरि खान लाउन पुग्दैन दसैँमा एकचोटि कपडा किल्दै सिलाउने हो अनि वर्षभरि रातो धागोले हरियो धागोले होइन टाल्दै टाल्दै जाने काग चाहिँ चुटिन्छ, त्यसपछि सेतो काग चुटिएपछि आमाको चोलो बोरा खानेर हालेर हुन्छ, झिकेर अनि आमाको चोलोको रातो टाग लगाएर एउटा रातो हरियो हरियो लगाउँदै लगाउँदै जाने होइन, त्यस्तो ब्याकग्राउन्डको हो है। भनेको मतलब चाहिँ यो के हो त भन्दाखेरि, तर पनि म के हो त बाइ त्यो एउटा जिनेटिक ग्रुपका हिसाबले चाहिँ के भयो त भन्दा पुरुष के भए पहाडी के भए जा पाहुन भए, त्यसैले गर्दाखेरि पहिलाका कोही जो समृद्ध पाहुन थिए, पुरुष थिए, पहाडी थिए, तिनीहरूले अरू वर्ग समूहलाई मेन स्ट्रिमिङ गरेनन्, त्यति बेला अन्याय गरे, त्यसको क्षतिपूर्ति हामीले तिरेको हो अहिले। त्यसैले एन्सेस्टर हेर न म खतर रहन्छु होइन, एन्सेस्टर रङ भनेर होइन, विगतको क्षतिपूर्ति यो चाहिँ हो है, कम्पेन्सेसन हो। अनि इट इज प्रिन्सिपल अफ सोसल जस्टिस, सामाजिक न्यायको सिद्धान्त, र एक्सेप्टिङ डिफरेन्सेस, प्रिन्सिपल अफ एक्सेप्टिङ डिफरेन्सेस भनेको यो चाहिँ भिन्नतालाई भिन्नताको स्वीकार्यताको सिद्धान्त भन्छ, फरकपनाको स्वीकार्यताको सिद्धान्त। सो यी सिद्धान्तहरूमा आधारित छ सामाजिक समावेशीकरण, जातमा आउनु सक्छ यो, अब के हो के हो भनेर यति भनेपछि पनि त्यो छोडेर नआउने है। अब यो इन्क्लुजनका प्रकार के हुन्छन् त भन्दा, यो पोलिटिकल हुनसक्छ, इकोनोमिक हुनसक्छ, सोसल हुनसक्छ, जियोग्राफिकल हुनसक्छ होइन, एडमिनिस्ट्रेटिभ हुनसक्छ, जेन्डर इन्क्लुजन, इथनिक हुनसक्छ, लिङ्ग्विस्टिक, रिलिजन इन्क्लुजन, फर पिपुल विथ डिसेबिलिटी इन्क्लुजन, अफ सिनियर सिटिजन, यी विभिन्न पक्ष, तर यिनीहरूलाई ब्रोडली चाहिँ पोलिटिकल, एडमिनिस्ट्रेटिभ, इकोनोमिक र सोसियो कल्चरल भनेर पनि राख्न सकिन्छ। पोलिटिकल भनेको प्रोपोर्सनल रिप्रेजेन्टेसनबाट सुनिश्चित हुन्छ, समानुपातिक प्रतिनिधित्व प्रणाली। एडमिनिस्ट्रेटिभ रिजर्भेसन र एफर्मेटिभ एक्सनबाट, आरक्षण र सकारात्मक विभेदबाट। इकोनोमिक सम्पत्ति स्रोत अवसर र अधिकारमाथि समान पहुँच, स्वामित्व र नियन्त्रण, पहुँच मात्रै भएर हुँदैन, स्वामित्व हुनु पर्यो, स्वामित्व मात्रै भएर भएन, नियन्त्रण पनि गर्ने हैसियत स्थापित गरेर इकोनोमिक इन्क्लुजन हुन्छ भने, अनि त्यसपछि सोसियो कल्चरल चाहिँ अघि भने नि इक्वल्ली विदाउट एनी डिस्क्रिमिनेसन इन ए म्यानर अफ डिग्निफाइड लाइफ, एभ्री इन्डिभिजुअल हेज राइट टु पार्टिसिपेट इन सोसल कल्चरल फङ्सनिङ, सामाजिक र सांस्कृतिक गतिविधिमा आत्मसम्मान पूर्ण बिना विभेदहरू सरह चाहिँ समान सहभागी हुन पाउने सुनिश्चित जब गरिन्छ तब मात्रै कल्चरल र सोसल इन्क्लुजन भएको मानिन्छ, नभएदेखि मानिँदैन। सो यस्ता चारवटा डाइमेन्सन हुन्छन् र त्यसमा इन्क्लुजन गराउँदाखेरि अब जेन्डर बेस्ड हुनसक्छ महिलाको सहभागिता, इथनिक सिटी बेस हुनसक्छ जातिका आधारमा सहभागिता, भाषाका आधारमा सहभागिता, रिलिजनका आधारमा हुनसक्छ र डिसेबल पिपुलहरूको हुनसक्छ, सिनियर सिटिजनको, यसरी विभिन्न तरिकाले त्यो सहभागिता सुनिश्चित गर्न सकिन्छ। वडा त टुल्स अफ इन्क्लुजन, समावेशीकरण गर्ने औजार के हुन्छ, विधि मिन्स के हुन्छ भन्दा, सबभन्दा पहिला त एडभोकेसी एन्ड अवेरनेस, इफ यु मेक पिपुल अवेर देन दे विल पार्ट टेक इन द पोलिटिक्स, दे विल पार्ट टेक इन द डिसिजन मेकिङ। कतिपय मान्छे त त्यो सचेतनै नभएर सहभागी भइराखेका हुँदैनन्, समावेशी मूलधारमा आइराखेका हुँदैनन् होइन, त्यसैले सचेतना र पैरवी चाहिँ ज्यादै महत्त्वपूर्ण कुरा हो। सोसल मोबिलाइजेसन, मानिसलाई सङ्गठित गरेर समाजमा कलेक्टिभली परिचालन गर्यो भने पनि सहभागिता हुने, मूल प्रभावीकरण हुने क्षमता बढ्छ। लेजिस्लेसन एन्ड लिगल मेजर्स भनेको कानुनी प्रक्रियाबाट पनि गर्न सकिन्छ, अघि भने रिजर्भेसन, यो कोटा निर्धारण यसरी यतिजना हुनै पर्ने भन्ने पोलिसी बनाएर कानुन बनाएर पनि सहभागिता गराइन्छ। पार्टिसिपेटरी अप्रोच अफ गभर्निङ, सो शासनमा सहभागितामूलक विकास निर्माण, सेवा प्रवाह, नीति तर्जुमा, यिनीहरू सबैमा सहभागितामूलक बनाइयो भने पनि सोसल इन्क्लुजन हुन्छ। इम्पावरमेन्ट, सबभन्दा पहिला त आफ्नो अधिकार खोजी गर्न सक्ने र लिन सक्ने क्षमता बढाउन जनशक्तिलाई अथवा मानिसहरूलाई इम्पावर गर्नु पर्यो। सशक्तिकरण, मेन स्ट्रिमिङ गरेर किनारामा परेकाहरूलाई मूलधारमा ल्याएर टेको टेकाएर अथवा खेलेर अथवा पुल गरेर पुस गरेर कसरी हुन्छ मूलधारमा लिएर आउनु पर्यो। टार्गेटेड प्रोग्राम, लक्षित कार्यक्रम, महिला लक्षित, दलित लक्षित, जनजाति लक्षित, मधेसी लक्षित, अति विपन्न लक्षित, सीमान्तकृत लक्षित, गरिब लक्षित कार्यक्रम बनाएर ती कार्यक्रमले पनि के गर्छ मूल प्रभावीकरण गर्छ अथवा यो समावेशीकरण गर्छ। एफर्मेटिभ एक्सन अघि नै भइहाल्यो, रिजर्भेसन, प्रोपोर्सनल रिप्रेजेन्टेसन, दिज अल आर द टुल है, सकारात्मक विभेद, आरक्षण, समानुपातिक प्रतिनिधित्व प्रणाली, यिनीहरू चाहिँ के भए यो इन्क्लुजनका टुलहरू रहेछ। सोसल इन्क्लुजन अथवा इन्क्लुजन इज ए ब्रोडर कन्सेप्ट द्याट इन्क्लुड्स प्रोपोर्सनल रिप्रेजेन्टेसन, एफर्मेटिभ एक्सन, रिजर्भेसन, स्पेसल प्रोभिजन, कोटा होइन, प्रिभिलेजेस, प्रिफरेन्सेस, अथवा इभन मेनस्ट्रिमिङ अवेरनेस इम्पावरमेन्ट सोसल मोबिलाइजेसन एप्रोप्रिएट एटमोस्फियर कहिले काहीँ के हुन्छ भने वातावरण उपयुक्त नभएर पनि सहभागी हुँदैन. एकछिनलाई ल विद्यालयमा महिला पुरुष सबैलाई विभेद नगर्ने स्कुल पठाउने भन्यो भने छात्राहरूको ड्रप आउट के कारणले हुन्छ त भन्दा टोयलेट अनि त्यसपछि त्यो सेनिटरी प्याड अनि त्यसपछि गएर पानीको व्यवस्था अनि जागिरमा महिलालाई एकदम प्रमोट गर्ने भन्यो भने सिम्पली यो चाहिँ फ्लेक्जी टाइम छैन, त्यसपछि चाइल्ड केयर सेन्टर छैन, अनि के भन्छ ब्रेस्ट फिडिङ लिजर दिइँदैन आदि इत्यादि भने जागिर खाएर के गर्नु बच्चा हेर्नुपर्छ टेक केयर गर्नुपर्छ त्योभन्दा नखाएको ठिक भनेर धेरै मान्छे नआइरहेका हुन्छन् र पुरुष प्रायले आफ्नो श्रीमतीले जागिर नगरोस् भन्ने चाहन्छ. मैले सत्य बोलेको है हेर्नु होइन, किनभने पुरुष आफू स्वतन्त्र हुन चाहन्छ होइन, अनि त्यसपछि गएर बरु म जति पनि काम गर्छु तर मेरो श्रीमतीले मेरो घर टेक केयर गरिदियोस्, मेरो बच्चाको कुनै तनाव लिनु नपरोस्, मलाई राम्रो केयर गरोस्, जाँदा खाजा पकाइराखे होस्, खाना पकाओस् होइन, बिहान टाइममै खाना बनाइदियोस्, फ्रेस खाना खान दियोस् होइन, अनि घर टक्क साथीभाइ आउँदा मुसुक्क मुस्कुराएर होइन हाँसेर नझर्किकन बोलिदियोस्, यो पुरुषको चाहना हुन्छ. पुरुष भनेको म होइन, यहाँ भएको कोही पनि केटा होइन, त्यो प्रवृत्ति हो पुरुष र पुरुषको त्यो नेचर र क्यारेक्टरिस्टिक्स नै त्यही हुन्छ. तपाईँलाई अगाडि नभन्ला भित्रभित्र चाहिँ यो जागिर फेल भइदियो हुन्छ भन्ने रियालिटी भनेको मैले अरूले भन्दा नि मैले ठिक कुरा भनेको छु. पुरुषको म पुरुष होइन भनिरहेको छु, फेरि म पुरुष होइन भनेर महिला हो भनेको पनि होइन. पुरुष इज एन एटिच्युड र तपाईँ महिला पनि एटिच्युड होइन. तपाईँ आफूलाई जहिले पनि के साबित गर्न खोज्नुहुन्छ, कमजोर र अर्काको संरक्षकत्व. मलाई बिहे गर्ने केटा एक वर्ष भए पनि जेठ होस्, मभन्दा अलिकति हाइट भएको होस्, अलिकति बलियो पनि होस्, पढ्न पनि एउटा डिग्री माथिको पढेको होस्, जागिरे छ भने मभन्दा एक त माथिको होस्. यु आर नट सेलेक्टिङ युर लाइफ पार्टनर बट यु आर चुजिङ युर रुलर होइन, शासक खोजिरहनु भएको छ, तपाईँलाई नियन्त्रणमा राख्न सक्ने शासक खोजिरहनु भएको छ. देन यु शासक त गरिहाल्छ, म अधिकृत हुन्छु, त्यसपछि खरदारसँग बिहे गर्छु, वा पढ्दै नपढेकोसँग, वा गरिबको छोरासँग, अनि त्यसपछि उसलाई बरु घरमै काम गरेर राखेर म शासन गर्छु भन्ने सोच त तपाईँहरूको छैन होइन. त्यसैले गर्दाखेरि त्यो चाहिँ फेरि तपाईँ होइन, तपाईँभित्रको महिला प्रवृत्ति हो त्यो होइन, एटिच्युड हो त्यो भनेको साइकोलोजी हो. अनि फेरि त्यो तपाईँले बनाएको होइन, इट इज कल्चरल्ली कन्स्ट्रक्टेड, कल्चरल्ली कन्स्ट्रक्टेड हो, सो इट ह्यापन्स होइन. सो त्यो कारणले गर्दाखेरि यो चाहिँ विभिन्न फ्याक्टरले एक्सक्लुजनलाई चाहिँ काम गरिरहन्छ. ध्यान दिनुहोस् है, हल्ला नहल्ला. सो नेपालमा बहिष्करण र वञ्चितीकरणका मेन स्ट्रिमिङ नहुनुका वा पछाडि पर्नु पारिनुका कारणहरू के छन् त भन्दा, एउटा मेजर चाहिँ केन्द्रीकृत एकात्मक राज्य व्यवस्था, यो चाहिँ सेन्ट्रलाइज युनिटरी स्टेट सिस्टम छ, जसले गर्दाखेरि यो बहिष्करण भयो, निश्चित वर्गले त्यहाँ अवसर पाए अनि त्यसले छोडेन राज्य सत्ता, त्यसैले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले वञ्चित र बहिष्करण एउटा पर्यो. दोस्रो, केन्द्रीकृत तथा गैर सहभागितामूलक विकास प्रणाली, सेन्ट्रलाइज एन्ड नन पार्टिसिपेटरी, राज्यले नै तिमीलाई यो दिने, हामीले माग्ने, जनताले चाहिँ शासकले दिने जस्तो बनाइयो कि, त्यसैले यो अस गैर सहभागितामूलक विकास प्रणाली, सीमान्तकृत वर्ग समूहको सामाजिक सेवामाथिको पहुँच र शक्तिको अभ्यासमा वञ्चितीकरण, सोसल सर्भिसमा त्यो मार्जिनलाइजको पहुँचै भएन है, विद्यालय लगेर धनीमणि पञ्च के अरे प्रधान पञ्च अध्यक्ष यिनीहरूको नजिकै लगेर राखे, खानेपानीको धारो पनि त्यहीँ लगेर राखे, एफोर्ड गर्न सकेन, तिनीहरूकै छोराछोरी पढ्न सक्ने भए, गरिबको त्यहाँसम्म पहुँच भएन. त्यसैले गर्दाखेरि यो सीमान्तकृत वर्ग समूहको चाहिँ सामाजिक सेवामा पहुँच र शक्तिको अभ्यास, यो पोलिटिक्समा उठ्ने, नेतृत्व लिने, चुनिने अनि निर्णय गर्ने ठाउँमा त्यो वर्गलाई लगिएन, जहिले पनि त्यो पछाडि पारियो, त्यो कारणले सीमान्तीकरण बढ्यो भन्नुभयो. अर्को चाहिँ खास वर्गको पक्ष पोषण र अन्यका लागि हीनता बोधि मूल्य संस्कृति, यसले के गर्छ त भन्दाखेरि समाजले, हाम्रो समाजले चाहिँ निश्चित वर्गको मात्रै पक्ष पोषण गर्छ अनि जसले गर्दा स्वत अर्को वर्गमा हीनता बोध हुन्छ, ए हामी चाहिँ यो देशको मूल प्रवाहको अथवा हामी यहाँको महत्त्वपूर्ण नागरिक होइन कि भन्ने खालको, त्यो खालको चाहिँ भान अथवा वातावरण सिर्जना गर्छ. प्रतिनिधित्व र स्रोत बाँडफाँडमा अमुक क्षेत्रका मानिसको पकड, झापा मोरङ सुनसरी प्रधानमन्त्री अर्थमन्त्री गृहमन्त्री भौतिक योजना मन्त्री सधैँ त्यहीँको भएपछि विकास स्रोत सबै त्यहाँ जानु त स्वाभाविक हो, रिप्रेजेन्टेसन के भएन, सन्तुलित भएन, त्यसैले निश्चित वर्गको काम प्रभुत्व कायम रह्यो, एलिट क्याप्चर भयो, पब्लिक गुड्समाथि पनि एलिट क्याप्चर भयो, सार्वजनिक सेवामाथि वस्तुमाथि टाढा बाटाहरूले कन्ट्रोल गरे, त्यहाँबाट बढी लाभ लिए। कामका आधारमा जातीय विभाजन र जातिका आधारमा विभेद गरियो है। यो कास्ट सिस्टम, एथनिसिटी सिस्टम त केमा आधारमा, जसले जे काम गर्थ्यो त्यो त्यसका आधारमा विभाजन गरियो र हो त्यसका आधारमा विभेद सिर्जना गरियो समाजमा। अर्को चाहिँ सामाजिक कुरीति र अन्धविश्वास, हामी भाग्यवादमा बढी विश्वास गर्छौँ होइन। अब अहिले फर्स्ट पेपर पास गर्नुभएको छ, अब खुब पूजा पाठ चल्दै होला तपाईँको मन्दिर होइन, भगवान् सम्झिने बिहान बेलुका सबै गरिरहनु भयो होला, बाटोमा ढुङ्गा भेटे पनि प्रभु यो होइन, जे भेटे पनि होइन, सो मागिरहनु भयो होला साकारदेखि। मैले पनि एक्चुली केही चिज यसरी माग्थेँ होइन, त्यो चिज सधैँ नपाउने गरे भयो मेरो जीवनबाट, त्यसपछि मैले माग्नै छोडेँ, जति माग पनि नहुँदो रहेछ भनेर। सो फेरि के माग्नु भयो सरले भनेर धेरै नसोच्नु होला। सो भनेपछि बुझिसक्नु भयो, एनिवे मैले त्यस्तो केही मागेँ होइन। जस एक एक बेला त्यस्तो खालको आस्था हुन्थ्यो भगवान्प्रति होइन, अहिले पनि छ भगवान्प्रति आस्था नहुने होइन, तर एउटा निश्चित हदभन्दा परको आस्था हुनु हुँदैन, भगवान्प्रतिको निस्वार्थ हुनुपर्छ कि, निस्वार्थ कुनै कुरा माग्न जाने होइन, मन्दिर शान्तिको लागि जाने होइन, अनि एउटा समर्पणको लागि जाने हो, मैले मेरो कन्ट्रोलले गर्न सक्ने भन्दा बाँकी चाहिँ अप टु यु भनेर। ठुल्ठुलो डाक्टर सर्जनहरूले पनि अल्टिमेटली के भन्छन् त, इट्स इन द ह्यान्ड अफ गड, वी कान्ट डु एनिथिङ, हामीले त भगवान्को आदेश अनुसार उहाँले दिएको ज्ञान अनुसार मात्रै गर्थ्यो, त्योभन्दा बाँकी गर्न सकिन्न भनेर। हाम्रो देशमा चाहिँ हामी धेरै बाटा भएर, अल्प ज्ञानी भएर, नपढेर नबुझेर, अनि हामी ठुल्ठुला नेता प्रधानमन्त्री मन्त्रीले शपथ खाँदा पनि इन द नेम अफ पिपुल भनेर जनताका नाममा शपथ खान्छ, अनि जनताको नखाएर के गर्नु होइन। त्यसैले अमेरिकामा त राष्ट्रपतिले इन द नेम अफ गड, पैसामै इन द नेम अफ गड भनेर लेखा हुन्छ। त्यसैले भगवान् कुनै एउटा कर्पोरल वा भौतिक फिजिकल चिज होइन, त्यो एउटा आस्था हो, ओम्नी प्रेजेन्ट हो, द्याट नेभर कम्स टु यु, तर द्याट रेगुलेट्स युर लाइफ, तपाईँलाई अनुशासित राख्न, आचरणमा राख्न, र कहिलेकाहीँ आत्मा बल बढाउन मात्रै, म छु नि तिमी गर न तर उसले केही गर्दैन, त्यति भन्नु मात्रै महत्त्वपूर्ण हुन्छ। अन्तिममा त्यो भन्ने मान्छे नहुँदा भगवान् हुनुहुन्छ मेरो साथमा भन्नुभयो भने पनि तपाईँमा के हुन्छ, आत्मबल बढ्छ। त्यसैले हो त्यो रूपले मात्रै भगवान्लाई लिनुपर्ने, तर हामी के गर्छौँ, भाकल गर्छौँ, बलि चढाउँछौँ, यो अगति पर्यो वा अशुभ भयो भनेर शुभ गर्छौँ, ग्रह शान्ति गर्नपट्टि जान्छौँ होइन, आफ्नो रेखा भाग्य आफैले लेख्नुपर्ने कर्म गर्दैनौँ, अनि त्यो अन्धविश्वासको कारणले पनि, अनि विभेदहरू समाजमा एक्सक्लुजन त्यही अन्धविश्वासले गर्दाखेरि, भाग्यवादले गर्दाखेरि, कुरीतिले गर्दाखेरि भएको छ। राज्यद्वारा खास भाषा धर्म र संस्कृतिको पक्ष पोषण गरेको कारणले विगतमा, अब अहिले त सबैलाई समान व्यवहार गर्ने भयो, पूर्ण लोकतान्त्रिक शासन व्यवस्था स्थापित हुन नसक्दा यी कारणले नेपाली समाजमा धेरै वर्ग समूह वञ्चित बहिष्करणमा परे। किन समावेशीकरण गर्नु पर्यो भन्दा, यस्तो समाजको निर्माण गर्न जसमा हरेक व्यक्तिले आफूलाई मूल्यवान महसुस गरोस्, विविधतामा भिन्नता विविधता वा भिन्नपनमा सम्मान गर्ने वातावरण बनोस्, हरेकको अस्तित्वलाई स्वीकार गरियोस्, हरेकको आवश्यकतालाई समान रूपमा सम्बोधन गरियोस्, र सबैले आफ्नो आफ्नो क्षमता र सम्भावनाको पूर्ण उपयोग गर्न पाओस् भन्नका लागि, त्यस्तो खालको समाज बनाउनका लागि सामाजिक समावेशीकरण गरिन्छ होइन। र यहाँ हामी कहाँ के प्रोभिजन छ भने, नेपालको संविधानले समानुपातिक समावेशी सिद्धान्त यसको मूल मर्मका रूपमा लिएको छ, आरक्षण र सकारात्मक विभेदको व्यवस्था गरेको छ, समानुपातिक प्रतिनिधित्व प्रणाली निर्वाचनमा अवलम्बन गरेको छ, छुवाछुत र जातीय भेदभाव विरुद्धको हक मौलिक हकका रूपमा राखेका छ, रोजगारी तथा सामाजिक सुरक्षाको हक राखेको छ, यी सबै मेन स्ट्रिमिङ र इन्क्लुजन गर्नलाई राखिएका हुन्। अहिलेको 15 योजनाको आधार पत्र वा 15 योजनामा हेर्नुभयो भने सबै नागरिकको उपस्थिति र अर्थपूर्ण सहभागितामा समावेशी विकासको सोच यसले लिएको छ, इन्क्लुसिभ डेभलपमेन्ट है। र देवानी संहिताले छुवाछुतलाई दण्डनीय र क्षतिपूर्ति योग्य मानेको छ, जातीय भेदभाव र छुवाछुत कसुर सजाय ऐन 2068 छ, निजामती सेवा ऐनले खुल्लातर्फ 45% आरक्षणको व्यवस्था गरेको छ, अन्य सार्वजनिक सेवा अनि त्यस्तै गरिकन सेना प्रहरी सशस्त्र प्रहरी यिनीहरूले पनि निजामतीकै जस्तो गरेर इन्क्लुजनको रिजर्भेसनको व्यवस्था गरेका छन्, उच्च शिक्षामा विभिन्न खाले छात्रवृत्तिमा आरक्षण छ, संवैधानिक निकायका रूपमा समावेशी आयोग, मधेसी आयोग, महिला आयोग, दलित आयोग, जनजाति आयोग, थारू आयोग जस्ता आयोगहरूको व्यवस्था, मुस्लिम आयोगको व्यवस्था गरिएको छ इन्क्लुजनलाई। बट स्टिल समाज जस्तो छ त्यसको मिनिएचरका रूपमा राज्य सङ्गठन संस्था संरचना चाहिँ बनिसकेको छैन. किन इन्क्लुजन, मेन स्ट्रिमिङ, नन डिस्क्रिमिनेसन, इक्वालिटी, डाइभर्सिटीको रिस्पेक्ट गर्न सकिया छैन भन्दा देयर आर न्युमरस प्रब्लम. पुरुष प्रधान सामाजिक संरचना र असमान लैङ्गिक सम्बन्ध, पहिलो चाहिँ हाम्रो प्याट्रियर्कल सोसल स्ट्रक्चर छ भने यो पुरुष र महिलाका बिचमा समान सम्बन्ध, समान हैसियतको सम्बन्ध छैन, होइन, असमान सम्बन्ध, लैङ्गिक सम्बन्ध छ. अर्को चाहिँ जातीय, वर्गीय, भाषिक, लैङ्गिक, क्षेत्रीय र सांस्कृतिक विभेदहरू छँदैछन् हामीका. सामाजिक कुरीति र अन्धविश्वास अझै प्रिभेल गर्छ. छाउकोडी प्रथालाई उदाहरणको रूपमा लिनुहोस्. बहिष्करणका कारण पहिचान गरी तिनको सम्बोधन गर्न सकिया छैन. हामीले बहिष्क मेन स्ट्रिमिङ गर्ने भन्छौँ तर त्यसको मूल कजलाई निमिटाउन नपारेसम्म त हुन सक्दैन. त्यसैले के कारणले बहिष्करण भयो पहिचान गरेर सम्बोधन गर्न सकिएन. लक्षित कार्यक्रमहरू यथेष्ट छैनन् र ती भएका पनि प्रभावकारी छैनन्. सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरूको दायरामा सबैलाई ल्याउन सकिएको छैन. सचेतना र सशक्तिकरण कमजोर छ. यो पछाडि परेका वर्गसम्मको शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता आधारभूत सेवामा पहुँच पर्याप्त र समान छैन. त्यस्तै समावेशीकरणका विषयमा दलहरूको बोलाइ र गराइमा भिन्नता छ. यो भनेको के हो त भन्दा समावेशी समानुपातिक समावेशी सिद्धान्त यो संविधानको मूल मर्म हो. 50 ठाउँमा समानुपातिक समावेशी भन्ने लेखेको होला तर पहिलो समावेशीकरणको कार्यान्वयन गर्ने स्टेप भनेको क्याबिनेट गठनमा धारा 76(1) प्रतिनिधि सभामा बहुमत प्राप्त संसद दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउँछ. प्रधानमन्त्रीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा संसदका सदस्यहरू मध्येबाट मन्त्री परिषदको गठन गर्नेछ भनेको छ. हो त्यो गठन नै समावेशी हुँदैन. अहिलेको क्याबिनेटमा महिलाको सङ्ख्या, जनजातिको सङ्ख्या, दलितको सङ्ख्या, मधेसीको सङ्ख्या र अरूको सङ्ख्या जुन सामान्य त्यो रिजर्भेसनको रेसियोमा मात्र हेऱ्यो भने पनि छैन. जति हुनुपर्ने हो त्यति छैन. किन त्यही उल्लङ्घन हुन्छ है. यसैले गर्दा भन्ने बेलामा समावेशीकरण, समानता, विभेद हुँदैन, महिला राष्ट्रपति त भइन् होइन, प्रधानमन्त्री हुनुपर्छ, सबै कुरा महिला हुनुपर्छ, बराबर जनजाति दलित तपाईँहरूको सत्ता हो, ठुल्ठुला महल कब्जा गरेर तपाईँहरूलाई हस्तान्तरण नगरेसम्म लोकतन्त्र आउँदैन गर्ने बेलामा छैन. आफू महलले ढक्क बस्यो, त्यसपछि जनताकोमा जानै पर्दैन, माथि माथि उड्यो, बाटो खाली गरेर हिँड्यो, होइन, जाम हुन्छ कि धुलो हुन्छ कि खाल्डो हुन्छ कि के समस्या छ कि यो हेर्नै पर्दैन. त्यसैले दलहरूको इन्क्लुजनमा चाहिँ बोलाएर गराएको समानता छैन, डिफ्रेन्सेस छ, होइन, बोलाएर गराएको समानता नहुनु त्यो कारणले पनि समावेशीकरण हुन सकेको छैन. र आरक्षण र सकारात्मक विभेदका प्रावधानहरूबाट सम्बन्धित समुदायका सम्भ्रान्त वर्गले मात्रै लाभ लिएका छन्, एलिटले मात्रै. महिलाको आरक्षण छ नि 33%, त्यसमा खस आर्य, त्यसमाथि पनि को महिला आउँछ, अलरेडी निजामतीमा भएका परिवारको महिला मात्रै आउँछ, जसको हस्बेन्ड अलरेडी छ, जसको बुवा अलरेडी छ, दाजु अलरेडी छ, वा चाहिँ भनौँ न आफ्नै रिलेटिभ जो हो त्यो परिवारभित्रको तिनीहरू मात्रै आइरह हुन्छन् भनेको डबल डिसएडभान्टेज चाहिँ आउन सकिराखेको हुँदैन. त्यो भनेको महिला त आयो तर के आयो, क्रिमी लेयरको आयो, अननेसेसरी आयो, कि चाहिने आएन, नचाहिने आयो. अब अलरेडी हस्बेन्ड भएकोले वाइफलाई चाहिँ इम्पावर गर्नु पऱ्यो र कम्पिटिसन गराउनु पऱ्यो, बुवा भएकोले छोराछोरीलाई गर्नु पऱ्यो, तर दाजुबहिनी दिदीभाइमा चाहिँ त्यो लागु हुँदैन. इन्डिभिजुअलको राइट हो रिजर्भेसन प्राप्त गर्ने, तर त्यो इन्डिभिजुअलसँग को चाहिँ बाबुआमा र छोराछोरी, हस्बेन्ड र वाइफ, यो चाहिँ एउटा भएपछि अर्कोले नपाउने सिस्टम हुनुपर्छ नेचुरली, किनभने दे हेभ टु इम्पावर टु अदर, होइन, त्यो गर्नुपर्ने हो. त्यसैले एलिटले मात्रै लिन्छ. दलित भनेर के गर्नु, दलितभित्रको एलिट 52 सम्पन्न समृद्धले पाउँछ. मधेसी भनेर के गर्नु, त्यहाँ मध्येको एलिट अरू पहाडी भन्दा समृद्धले पाइरहेका हुन्छ, होइन, त्यसरी त्यो भित्रको डबल डिसएडभान्टेज आएको छैन. क्रिमी लेयरले तैरिय तहले मात्रै, तैरिय तह, क्रिमी लेयर भनेको चाहिँ के हो त भन्दा दुध त दुधै हो, हामी बेलुका तताएर राख्छौँ अनि एकछिन तताएर कुँडेमा कराईमा राखेपछि माथि ढकक्क तर लाग्छ नि, त्यो दुधभित्रको बाठो तत्त्व हो त्यो चाहिँ, होइन, स्वाट आफूमाथि तैरिन्छ अनि त्यसबाट मह भने मक्खन नुहाउने घिउ त्यहाँबाट आउँछ महत्त्वपूर्ण कुरा, त्यो चाहिँ माथि तैरिन्छ अनि हामी बिहानै उठेर मटियाबाट चोरेर खान्थ्यौँ कि तर चाहिँ स्वाट दुधमै खाइहाल्थ्यौँ हो. यसरी त्यो क्रिमी लेयर, त्यो मध्येको क्रिमी लेयरले मात्रै लाभ लिएको छ. यस्ता खालका समस्याहरू छन् हामीका समाधानका उपाय पनि. समानुपातिक प्रतिनिधित्व प्रणाली त मैले यो गभर्नेन्समै सिस्टममै पढाइसकेँ। यो निर्वाचन प्रणाली प्रतिनिधित्व भनेको हरेक व्यक्तिले आफ्नो विषयको सबै चुनौती समस्या आफैले सम्बोधन समाधान गरेर जीवनलाई सहज बनाउन सक्दैन। त्यसैले समाजमा बसेपछि राज्य प्रणाली उदय भयो र राज्य प्रणालीमा धेरै मान्छेको कसैले वारेस भनेर प्रतिनिधित्व गर्ने र उनीहरूको हितमा काम गर्ने रिप्रेजेन्टेटिभ सिस्टम सुरु भयो। त्यसैलाई प्रिन्सिपल अफ रिप्रेजेन्टेसन भनेर भनिन्छ। यसलाई निर्वाचन प्रणाली अर्कोमा भनिन्छ। रिप्रेजेन्टेसन चाहिँ बहुमतीय र समानुपातिक दुईटा हुन्छ। अनि त्यसपछि गएर समानुपातिक भनेको देशलाई पुरै सिङ्गो देशलाई एउटै निर्वाचन क्षेत्र मान्ने दललाई भोट हाल्ने र दलले पाएको भोट प्रतिशत बराबरै सबै वर्ग समूहको समावेशी हुने गरी प्रतिनिधि खटाएर पठाउने प्रणालीलाई हामी समानुपातिक प्रतिनिधित्व प्रणाली भन्छौँ। यसले राज्य प्रणालीमा शासकीय प्रणालीमा अल्पसङ्ख्यक सीमान्तकृत होइन लोपोन्मुख अति विपन्न यिनीहरू सबैको सहभागिता हुन्छ। जाति लिङ्ग भाषा क्षेत्र सम्प्रदाय आदिका आधारमा पनि सहभागिता हुन्छ र राजनीतिक संरचना समाजको चरित्रको प्रतिबिम्ब बन्न सक्छ। जसप्रति आम जनताले मेरो हो भन्ने ओनरसिप ओननेस फिल गर्छन् र आफू आत्मसम्मान भएको र राजनीतिक प्रणालीमा मेरो पनि संलग्नता छ, मेरो भनाइ पनि सुनिएको छ, मेरो पनि यसमा योगदान छ र यो मेरो लागि हो हाम्रो हो भन्ने भावनाको सिर्जना गर्ने हुँदा यसले नेसन बिल्डिङ राष्ट्रिय एकता अखण्डता सामाजिक सौहार्दता राज्य र राष्ट्रप्रतिको अपनत्व जनताले आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण सरकारप्रतिको ट्रस्ट अभिवृद्धि गर्न मद्दत गर्छ। त्यसैले यो समानुपातिक नेतृत्व प्रणालीलाई अवलम्बन गरिन्छ भने यसमा अर्को महत्त्वपूर्ण कुरा चाहिँ अल्पमतले बहुमतलाई शासन गर्ने अवस्था रहँदैन, जनताले हालेको भोट खेर जाँदैन, सबै भोटको प्रतिनिधित्व हुन्छ अनि त्यसपछि समावेशीकरण गर्न सम्भव हुन्छ सबै वर्ग समुदायलाई। यसका लागि हामीले चाहिँ समानुपातिक नेतृत्व प्रणाली अवलम्बन गर्छौँ। यहाँनिर त्यही बहुमतीय देशको पनि तर डिटेलमा म महिना पढाइसकेको छु सुरुमै, यो पढेर पनि बुझ्न सक्नुहुन्छ तपाईँले। अब अनि यो भनेको चाहिँ राजनीतिक समावेशीकरणको हो, राजनीतिक समावेशीकरणको। अब अर्को चाहिँ तपाईँहरूको आरक्षण र सकारात्मक भेद भन्ने छ कि। अब रिजर्भेसन भनेको के हो त एकछिन है, मैले समावेशीकरण पढाएँ, अब रिजर्भेसन र सकारात्मक विभेद भयो, आरक्षण र सकारात्मक विभेद बाँकी रह्यो। समावेशीकरण आरक्षण र सकारात्मक विभेद तिनवटा कुरालाई छुट्याउनु पर्यो होइन, छुट्याउनु पर्यो, अब डिफिनेसन लेख्नु पर्यो। तपाईँले यो तिनटैलाई तिनवटा सेन्टेन्समा अब अहिले लेख्नुहोस्। फेरि समावेशीकरणलाई एउटा सेन्टेन्स के हो भनेर लेख्नुहोस्। यो तिनवटा छुट्याउन सक्नु भएन भने यसपालि पास गर्नुहुन्न तपाईँले है। अनि आरक्षण के अरे समानुपातिक प्रति के अरे सरी सकारात्मक विभेद के हो आरक्षण के हो, पहिला समावेशीकरण अनि सकारात्मक विभेद अनि आरक्षण, ल तिनवटालाई एक एक सेन्टेन्समा मात्रै टक टक टक टक है। ल सक्यो भनौँ त ल सक्ने वन्तीकरण र बहिष्करणमा परेका वर्ग समुदायलाई मूल पर्वाङ्गीकरण गर्ने नीति समावेश गर्न हो। लक्षित समूहहरूबीच प्रतिस्पर्धा गरी राज्यको सामु सहभागी गराउन आदर्श हो। पछाडि परेका वर्ग समुदायलाई विशेष व्यवस्था सहित राज्यको मूलधारमा सहभागी गराउँदै सकारात्मक विवेक र विभेद र समावेशीकरण के फरक हो? उस्तै उस्तै शून्य त यसमा चाहिँ विशेष व्यवस्था सहित विभेद गर्ने समावेशीकरणमा पनि त्यही विशेष व्यवस्थै गरिन्छ है राज्यको सबै तहमा सबै खाले नागरिकको न्याय प्रतिनिधित्वको सुनिश्चितता समावेश सकारात्मक विभेद असमान अवस्थाका मानिसहरूबीच असमान व्यवहार गरी समानता कायम गर्ने सकारात्मक पछाडि परेको वर्ग क्षेत्र समुदायको मानिसलाई निश्चित कोटा छुट्याएर अनिवार्य सहभागिता बनाउने अनिवार्य निश्चित कोटा छुट्याएर सीमित प्रतिस्पर्धाद्वारा सहभागिता आरक्षण भनेको लिमिटेड कम्पिटिसन विद इन ए ग्रुप टु इन्स्योर द पार्टिसिपेसन अनि ल अरू केही सामावेशीकरण एउटा पुल हो जस अन्तर्गत बहिष्कृत र वञ्चित वर्गलाई प्राथमिकता समाधानबाट समावेशीकरण गराइन्छ। सकारात्मक विभेदको एउटा हो जस अन्तर्गत निश्चित वर्ग समुदाय जातिको आदिका लागि निश्चित कोटामा उनीहरूले प्रतिस्पर्धा गरेर समावेशीकरण गराएको व्यवस्थामा समाजका सबै क्षेत्र लिङ्ग समुदायको अवस्थामा रहेका क्षेत्र लिङ्ग र समुदायलाई विशेष व्यवस्था मार्फत पहुँच अवस्था र सशक्तिकरण गर्ने औजार हो सकारात्मक विभेद। आरक्षण कोटा प्रणाली हो जहाँ समाजका आर्थिक सामाजिक रूपले कमजोर वर्गलाई देशको पशु पनि संरचनामा निश्चित कोटा सुनिश्चित गरी प्रवेश गराउने अभ्यास गरिन्छ। ठिकै छ, समावेशीकरण र सकारात्मक विभेद क्लियर ल लास्ट समावेशीकरण चाहिँ नीतिगत प्रावधान हो त्यसले चाहिँ समग्रमा मूल प्रभावीकरणलाई चाहिँ केयर फोकस गर्छ। आरक्षण भनेको चाहिँ कुनै पञ्जीकरण अथवा बहिष्करणमा परेका वर्ग समुदायलाई चाहिँ निश्चित कोटा छुट्याएर मूल प्रभावीकरण गर्ने एउटा विधि हो र यसले चाहिँ माछा दिन्छ। सकारात्मक विभेद भनेको चाहिँ सशक्तिकरणको माध्यमद्वारा चाहिँ मूल प्रभावीकरण एउटा टुल हो, यसले चाहिँ माछा मार्न सिकाउँछ। तर के भयो भने यो चाहिँ सकारात्मक विभेद र आरक्षणलाई टोटल्ली फरक छुट्याउनु हुँदैन होइन। आरक्षण इम्पावरमेन्ट मात्रै होइन, के सकारात्मक विभेद इम्पावरमेन्ट मात्रै होइन, आरक्षण पनि सकारात्मक विभेदै हो होइन। सकारात्मक विभेदभित्रको एउटा टुल हो आरक्षण भने सकारात्मक विभेद फेरि समावेशीकरणको टुल हो, आरक्षण पनि समावेशीकरणको टुल हो। त्यसैले हाइरार्की छुट्याएर गर्नु पऱ्यो। वञ्चिती र बहिष्करणमा परेका वर्ग समूहलाई मूल प्रभावीकरण गर्न अवलम्बन गर्ने विशेष नीतिहरूको समष्टि समावेशीकरण हो होइन। अनि विगतदेखि लाभ प्राप्त गरिरहेका मूल प्रभावका वर्ग समूहको अधिकारमा सम्झौता गर्दै पछाडि परेका वर्ग समूहलाई यो आरक्षण अथवा विशेष व्यवस्था कोटा आदि मार्फत भनौँ न विभिन्न विधिहरू मार्फत यो सहभागी गराउने पद्धति सकारात्मक विभेद हो भने निश्चित वर्गभित्र मात्रै सीमित प्रतिस्पर्धा गराई त्यो वर्गको सीमित कोटामा सहभागिता सुनिश्चित गर्ने विधि आरक्षण हो भनेर आरक्षण सामान्यतया प्रशासनिक संरचनामा आरक्षण भनिन्छ। अब उता उसमा पनि कोटामा ल्याउन आरक्षण गरेर ल्याइएको त भनिन्छ बोलीचाली होइन। यो दुईटै समावेशीकरणका टुल भन्न सक्यो आरक्षण र सकारात्मक विभेद दुवै समावेशीकरण हासिल गर्ने औजारहरू। समावेशीकरण अल्सो इज ए मिन्स अफ इक्वालिटी हो, त्यो चाहिँ होइन समानताको मिन्स हो। त्यो समावेशीकरण चाहिँ एन्ड चाहिँ अलि होइन, समावेशी भएको अवस्था चाहिँ समानता हो होइन, अनि सह अस्तित्व हो। त्यसैले मिन्स एन्स दुइटै नभन्ने होइन, तर यसो भन्ने फेरि आरक्षण र सकारात्मक विभेदको सन्दर्भमा चाहिँ एन्स हो आरक्षण मार्फत समावेशितामा पुग्न सकिन्छ, सकारात्मक विभेद मार्फत समावेश ओके। खालि मैले यो बुझ्न खोजेको थिएँ, युआर ओके। अब आरक्षणमा जाँदा चाहिँ अब मैले भनिहालेँ सकारात्मक विभेद यहाँ पछाडि छ, सुरुमा राखेर भन्दिनँ। त्यो आरक्षण भनेको चाहिँ निश्चित समुदाय वा समूहभित्र सीमित प्रतिस्पर्धा गरेर तोकिएको कोटामा त्यो समूहको प्रतिस्पर्धालाई उपस्थितिलाई वा सहभागितालाई वा संलग्नतालाई सुनिश्चित गर्नु चाहिँ आरक्षण हो। शब्द आफैले आरक्षण, निश्चित आरक्ष गर्नु र त्यसमा ल्याउनु, तर के गरेर सीमित वर्गभित्र चाहिँ कम्पिटिसन गराएर ल्याउनु, त्यसलाई चाहिँ हामी आरक्षण भनेर भन्छौँ। यो यो आरक्षण सकारात्मक विभेद सबै कम्पेन्सेसन अगेन्स्ट द एन्सेस्ट्रल रङ अघि पनि भनिहालेँ, र यो अल्पकालीन नीति हो। लेभलिङ प्ले ग्राउन्ड भन्छ कि खेल मैदानलाई सम्म बनाउने नीति हो। मैदान सम्म भएपछि चाहिँ सबैलाई खेल्न छोडिन्छ, अनि तर त्यहाँ खेल्दाखेरि फेरि के गरिन्छ भनेदेखि केजी कति केजीकोलाई रेस्लिङ खेलाउने, कुन उमेर समूहकोलाई क्रिकेट खेलाउने, फुटबल खेलाउने भन्ने चाहिँ फेरि समावेशीकरण पनि अल्पकालीन नीति हो है, डिस्ट्रिब्युटिभ पोलिसी हो। बराबर भएपछि अब समावेशीकरण भनिरहन पाइँदैन है। त्यसैले यो प्लेग्राउन्ड लेभलिङ गर्ने कुरा हो, अनि एन्सेस्ट्रल रङलाई कम्पेन्सेट गर्ने कुरा हो यो चाहिँ होइन। यसलाई आरक्षणलाई समावेशीकरणलाई यसरी हेरिन्छ, र आरक्षणका समावेशीकरणका यो सामाजिक समावेशीकरण आरक्षण अथवा सकारात्मक विभेदी सबैका सिद्धान्त हुन्, अघि पनि मैले भनिहालेँ, सब्सटेन्सियल इक्वालिटी, पोजिटिभ डिस्क्रिमिनेसन, इम्पावरमेन्ट एन्ड क्यापासिटी डेभलपमेन्ट, प्रोपोर्सनल रिप्रेजेन्टेसन, स्टेट अब्लिगेसन, इक्वल इम्प्लोयमेन्ट अपर्च्युनिटी, वर्क फोर्स डाइभर्सिटी, कम्पेन्सेसन, प्रोटेक्सन, सोसल जस्टिस, यी सिद्धान्तमा आधारित हुन्छ समावेशीकरण आरक्षण सकारात्मक विभेद। जेका सिद्धान्त आए पनि यिनै यिनै लेख्नुपर्ने हुन्छ, यी सिद्धान्त र मान्यतालाई पालना गर्न त्यसलाई नीतिको अवलम्बन गर्नु। अब तर यो आरक्षणका सकारात्मक र नकारात्मक दुइटै बाटो हुन्छ। आरक्षण समस्याको पूर्ण समाधान र दोषरहित चाहिँ यो होइन, खोटरहित चाहिँ होइन। आरक्षणको नकारात्मक पक्ष के हुन्छ भने आरक्षितको आरक्षणमाथिको निर्भरताले प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन हुन्छ। मेरो कोटा छँदैछ, म महिला मात्रै भर्ने हो, जनजातिमा मात्रै म यसबाट भइहाल्छु कोटाबाट होइन, अनि त्यसपछि समानुपातिकबाट भइहाल्छु। यो हुँदाखेरि के हुन्छ त भन्दा ऊ आफूलाई क्यापासिटेट गर्नपट्टि लाग्दैन कि, त्यो यो मेरो अधिकार हो त्यो लिन्छु भन्नपट्टि लाग्छ होइन। त्यसैले आरक्षित सिट हुन्छ नि, एकदम चाहिँ हट्टाकट्टा केटी मान्छे गएर अनि त्यसपछि वृद्ध मान्छेलाई उठाउँछ कि पुरुषलाई त्यहाँ गएर उठ्नुहोस् यो पुरुषको सिट हो, तर के अरे महिलाको सिट हो त्यति पनि थाहा छैन भनेर हप्काइरहन्छ कि। कहिले काहीँ बसमा यसो हेर्नुपर्छ होइन, केटीहरूको थोर बल धेरै केटीहरू अन्यायमा परेका छन्, महिलाहरू पनि केटीहरूमा थोर बल दादागिरी पनि छ दादागिरी पनि छ। त्यसैले हो त्यो चाहिँ के भयो त भन्दाखेरि त्यो प्रोपर एप्रोप्रिएटले त्यसको लाभ पाए कि पाएन भन्ने कुरा त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। र यस्तो दिइराख्यो भने ऊ के हुन्छ निर्भर हुन्छ कि। त्यसैले तपाईँले छोरीलाई सानैदेखि एकदमै प्रोटेक्सन सँगसँगै हिँडाउने, हातसँग मात्र हिँडाउने होइन, इन्डिपेन्डेन्टली केटाहरूसँग घुलमिल हुन वा उनीहरू जस्तै काम गर्न नदिने गर्नुभयो भने त्यसपछि तपाईँको छोरी के हुन्छ एकदमै प्रोटेक्सन चाहिने नै हुन्छ। तर सानैदेखि खेलौना पनि त्यस्तै किनिदिनु भयो होइन, अनि बिहेभियर पनि त्यस्तै सिकाउनु भयो, स्वतन्त्र रूपले हुर्किन दिनुभयो भने अनि बल्ल ऊ इक्वल हुनसक्छ, नभएदेखि हुन सक्दैन। त्यही कारणले हाम्रो के त भन्दा यो आरक्षण दिइराख्नु, आफ्नो निर्भरतामा राखिराख्नु भनेको चाहिँ अब प्रतिस्पर्धात्मक क्षमता घटाउनु हो। त्यसैले यसले त्यो वर्गको प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन हुन्छ। अर्को चाहिँ एकपटक आरक्षण पाइसकेपछि छदै आरक्षित हुने मनस्थिति रहन्छ, मैले त पाउनु पऱ्यो नि, म महिला फरदार आरक्षण, अनि त्यसपछि नासु आरक्षण, अनि शाखा अधिकृत आरक्षण, उपसचिव आरक्षण, पोस्टिङमा आरक्षण, सहसचिव आरक्षण होइन, विदेश मनोनयनमा आरक्षण, सचिव हुने बेलामा पनि मैले पाएँ पालो पाउनु पऱ्यो नि, म चाहिँ जनजाति, म चाहिँ दलित, म मधेसी, एउटा मधेसी सिडिओ छैन, एउटा मधेसी सचिव छैन, कति ठाउँमा दिने भन्ने हुन्छ नि। त्यसैले यो एउटै व्यक्तिले सधैँभरि त्यो गरिरहँदाखेरि त्यसको घाटा अरूलाई होइन त्यही वर्गको पछाडि परेकोलाई पर्छ, किनभने उसको कोटा उसको ठाउँमा अर्कोले पाउँथ्यो नि त। त्यसैले आरक्षण भनेको एउटा जीवनभरि एकपटक प्रयोग गर्न पाउने कार्ड हो। यो तपाईँले जोगाइराख्नुहुन्छ सचिव हुने बेलामा पाउनुहुन्छ होइन, होइन म खरदारमा प्रयोग गर्छु सक्यो, म युनिभर्सिटीमा स्कलरसिपमा प्रयोग गर्छु सक्यो। अब तपाईँ स्कलरसिप पाएपछि राम्रो युनिभर्सिटी कोर्स पढेपछि त कम्पिटेन्ट भएर प्रतिस्पर्धा गर्ने हो नि त, अनि के अरे एकदम दुर्गमको दलित भनेर बुढा नीलकण्ठमा छात्रवृत्तिमा पढ्ने अनि एसएलसी हायर डिस्टिङसनमा गर्ने 90% अबोभ ल्याएर अनि फेरि लोकसेवामा आरक्षण पाउने, त्यो त अन्याय हुन्छ। त्यसैले हाम्रोमा चाहिँ के हुन्छ त भन्दा एकचोटि पाएको आरक्षण हरेकचोटि पाउने अपेक्षा गरिन्छ। त्यो मनस्थिति भएपछि त्यो उसको चाहिँ सबमिसिभ एटिच्युड विकास हुन्छ के, आरक्षण बेगर म सबै सक्दिनँ भन्ने खालको हुन्छ। त्यसैले आरक्षणबाट आरक्षित वर्गभित्रको अभिजात वर्ग बढी लाभ लिन्छ र चाहिँ वास्तविक वर्गले लाभ पाउँदैन। अभिजात भनेको टाटोबाट एलिट वर्गले लाभ लिने भयो, अघि नै भनिहालेँ। त्यसपछि गएर यो यस व्यवस्थाको सही रूपले प्रयोग भएन भने यसको दुरुपयोग धेरै हुन्छ, जस्तो खास गरिकन डिसेबल पिपुलहरू है, एकचोटि लडेर हात भाँचेको स्टिल राखेको एउटा औँला अलिकति छोटो भएको यो के भएको अपाङ्ग भन्ने प्रमाणपत्र बनाइदिइहाल्छ अनि जिते यतातिर लोकसेवा पास गरेर जाने खान्छ, न त्यसले अपाङ्ग त्यो रियल अपाङ्ग हो न अपाङ्गको हितमा काम गर्छ त्यो होइन, उसले आफ्नो वर्ग नै खान्छ न अपाङ्गलाई होइन, तर यसको दुरुपयोग हुन्छ कि। अब यो जातिको होइन चिठी लेखिदिन्छ, स्थानीय तहले सिफारिस गरिदिन्छ होइन, अनि आरक्षणबाट उसले लाभ लिन्छ। त्यसैले यो के हुन्छ त दुरुपयोग हुनसक्छ, यसको सही इन्डिकेटर बनाइएन, क्राइटेरिया बनाइएन भने दुरुपयोग, एकपटक दिएको आरक्षणलाई फिर्ता लिन कठिन हुन्छ। अहिले संसारभरि यही समस्या छ, अहिले दियो अल्पकालीन नीति डिस्ट्रिब्युटिभ पोलिसी भनेर भोलि ल फिर्ता ल्याओस् त त्यो वर्ग जुन चाहिँ आएर आन्दोलन गर्छ, त्यो भएपछि फिर्ता लिनै गाह्रो हुन्छ होइन। दिइसकेपछि अर्को आरक्षणबाट वञ्चित वर्ग समुदाय द्वन्द्वमा जाने, अब त यो तमिलहरू श्रीलङ्कामा त्यही कारणले जन्मिएको होइन, सत्तामा भएकोलाई खोसियो त्यसपछि उसलाई पुरै एक्सक्लुड गर्यो अनि अर्को वर्गलाई दिएपछि त्यो वर्ग अब के गर्छ, त्यो त झन् बलियो वर्ग हुन्छ, खाइपाई आइराखेको त्यो उपभोग गरिराखेको वर्ग अब कन्फ्लिक्टमा गयो भने फेरि के हुन्छ, मुलुक चाहिँ द्वन्द्वमा फस्ने सम्भावना हुन्छ। क्षमतावान व्यक्तिहरूमा नैराश्यता आई प्रतिभा पलायन हुन्छ, अब तिनीहरू चाहिँ के गर्ने भए त भन्दाखेरि देशै छोडेर अवसरै छैन, निजामतीमा आरक्षणले मात्रै पाउँछ, यसमा आरक्षणले मात्रै पाउँछ भन्ने भयो भने त्यो त त्यो सबै त छैन, तर त्यो भयो भने के हुन्छ, उनीहरू चाहिँ जहाँ क्षमताको कदर हुन्छ त्यो ठाउँमा जान्छ, त्योभन्दा पलायन हुन्छ, प्रतिभा पलायन हुन्छ। अर्को चाहिँ योग्यता प्रणालीको अभ्यासलाई यसले नकारात्मक असर पर्छ, मेरिट भनेको सबैभन्दा महत्त्वपूर्ण आधार हुनुपर्छ हरेक सेलेक्सनको जिम्मेवारीको, राइट म्यान इन राइट प्लेसको, त्यसमा असर गर्छ। यसको अभ्यास भएको मुलुकको अनुभव हेर्दा आरक्षण पाएका व्यक्तिहरूमा निर्णायक तहमा पुग्न नसकेको उदाहरण देखिएको छ, ग्लास सिलिङ इफेक्ट भन्छ, भित्र त ल्याइयो माथि जान सक्दैन, अब होइन प्रवेश गर्यो त्यसपछि माथि जान सक्दैन, त्यसलाई ग्लास सिलिङ इफेक्ट भनेर भन्छ। माथि सिलिङ ग्लासको छ, माथि राम्रो देखिन्छ, छ्यान्न देखिन्छ होइन, माथिल्लो तहमा मान्छेले गएर त्यहाँ पावर एक्सर्साइज गरेको पोजिसन सबै देखिन्छ तर त्यहाँ पुग्न सक्दैन, त्यसलाई ग्लास सिलिङ इफेक्ट भनेर भनिन्छ। देखिने भए पनि मनी प्लान्ट त्यहाँ गएर त्यसलाई छेडेर माथि जान सक्दैन, त्यो समस्या देखिएको छ। त्यो चाहिँ किन, इन्क्लुजन सँगसँगै के रिजर्भेसन सँगसँगै इम्पावर गरिएन, क्षमता पनि बढाएको भए माथि जान्थ्यो। अनि कर्मचारी उत्प्रेरणा र मनोबलमा ह्रास ल्याउँछ, अब कम्पिटेन्ट मान्छेले रिवार्ड पाउँदैन अनि इन्क्लुजनबाट जाने हुँदा त्यहाँ मनोबल गिर्ने हुन्छ सक्षम मान्छेको। प्रतिस्पर्धात्मक क्षमता र सङ्गठनात्मक उत्पादकत्व घट्छ, त्यसमा प्रभाव पर्छ, कम्पिटेटिभ क्यापासिटी र प्रोडक्टिभिटी घट्छ, आरक्षितले अरू जति साह्रो काम गर्न नसक्ने हुन सक्ला, तर त्यस्तो हामीले कुनै अध्ययन गराएको छैन, नेपालमा घटेको छ त्यस्तो भन्न चाहिँ पाइँदैन, किनभने नेपालमा कामै गर्नु पर्छ होइन। नेपालमा तपाईँ चाहिँ अफिसरभन्दा माथि जो पहिले आउँछ अथवा जो पनि कर्मचारी भनौँ न, को सचिव त भन्दा आजको सचिव सबभन्दा पहिले आउने सचिव, जो अघि आउँछ त्यो सचिवको कुर्सीमा बस्ने, अनि दोस्रो नम्बरमा आउने जुन कुर्सी खाली छ जहाँ बस्न मन लाग्छ त्यसमा बस्ने, दिनभरि त्यसले त्यो भूमिका निर्वाह गर्ने भन्दै पनि हुन्छ, काम गर्ने होइन होइन। त्यसैले गर्दाखेरि यो केही फरक पर्दैन, तर साँच्चै काम गर्ने देशमा चाहिँ कम्पिटेन्ट मान्छेको कदर हुन्छ होइन, त्यसले गर्दाखेरि उत्पादन उत्पादकत्व प्रभावित हुन्छ आरक्षणले भन्ने हो। आरक्षण कानुन विभेदकारी हुनुहुँदैन भन्ने कानुनी सिद्धान्तको विपरीत छ, कानुन विभेदकारी हुनुहुँदैन भन्ने न्यायको सिद्धान्त हो होइन, तर यसले विभेदकै व्यवस्था गर्छ, त्यसले त्यो विपरीत छ। दे आर देयर बिकज दे हाभ कोटा भन्ने सोचाइको विकास हुन्छ, तपाईँहरूले प्रत्येक ठाउँमा प्रमाणित गर्नुपर्छ, र तपाईँ ठुलै मान्छे मुख्य सचिवै हुनुभयो भने पनि आरक्षणबाट प्रवेश गर्नुभएको छ भने आरक्षणले गर्दा भएको हो, नत्र कहाँ हुन सक्थ्यो भनिदिन्छ होइन। अर्को के हुन्छ, त्यो लघुतावास सिर्जना गरिदिन्छ कि, तपाईँ महिला हुनुहुन्छ खुल्लाबाट पास हुनुभयो तर तपाईँलाई कसैले पनि खुल्लाबाट पास भएको भन्दै भन्दैन, आरक्षित समूहकोलाई यसो हेर्ने बित्तिकै चाहिँ हेर यो आरक्षणले गर्दाखेरि आएको छ भन्ने हुन्छ। महिलाको त अझै तपाईँको जिल्लातिर जानुहोस्, हाकिम भएर जानुभयो भने सेवाग्राही आउँछ र हाकिम साहब कहाँ हुनुहुन्छ दिदी भनेर सोद्धा सिस्टरले मैले भन्नुहोस् न भने नजिस्किन न म्याडम भन्छ किनभने त्यही कारण दिल्ली वुमन अथवा लेडिज हाकिम हुनसक्छ भनेर त्यो सामाजिक सोच नै विकास हुन सकेको छ. त्यसले के गर्छ लघुतावास सिर्जना गर्छ त्यो चाहिँ अनि मान्छेले एकदम त्यो दे आर देयर बिकज दे डु ह्याभ कोटा आरक्षणले गर्दा त्यो भएको हो भन्ने सोच चाहिँ विकास हुन्छ. अझै हामी कहाँ त छैन इन्डियामा त आरक्षित भनेर लेख्दै हुन्छ. त्यसैले कुनै डक्टर छ अनि त्यो आरक्षितबाट भएको छ भनेदेखि त्यसकोमा पेसेन्टै जाँदैन होइन. सेवाग्राहीले ट्रस्टै गर्दैन. वकिल चाहिँ आरक्षित छ भने त्यस्तो प्रब्लम पनि आउँछ. तर भले हामीले चाहिँ यो छुट्याउने गरेका छैन पास भएपछि सबै बराबर हो होइन. कम्पिटेन्ट पनि होला तर मान्छेले हेर्दा त त्यो हिसाबले हेर्छ नि त. त्यो खालको समस्या आउँछ. पटक पटक आफू आरक्षित भएको पुष्टि गर्नुपर्दा आरक्षितमा मनोवैज्ञानिक हीनता बोध आउँछ. जसले पनि सोधिदिन्छ तपाईँ होइन आरक्षणबाट तपाईँ महिला कोटाबाट हो दलितबाट हो जनजातिबाट हो भनेर त्यसलाई पुष्टि गर्नुपर्दाखेरि त्यसलाई त्यो घाउ कोट्याइरहँदाखेरि होइन हीनता बोध सिर्जना हुन्छ र सामाजिक सहभावमा असर परि द्वन्द सामाजिक द्वन्द बढ्न सक्छ. सद्भावमा चाहिँ समाजमा सद्भाव सहभावमा असर परेर द्वन्द बढ्न सक्छ यस्तो खालका. तर आरक्षण गर्दाखेरि के कुरामा ध्यान दिनु पर्यो यो अस्थायी समाधान भएको हुँदा यसको अन्त्यपछि यो पछि चाहिँ क्षमता विकास गर्नमा ध्यान दिनुपर्छ. कुनै समुदाय जातिको वर्चस्व कायम नहुन ध्यान दिनुपर्छ. जनजाति भन्यो भने त्यहाँ प्रत्येक वर्षको रिजल्टमा राई नेवार बढी छ भने नेवारको पपुलेसन र रिप्रेजेन्टेसन कम्पेयर गर्नु पऱ्यो. त्यहाँदेखि पुग्यो भने त्यसलाई हटाएर अर्कोलाई दिनु पऱ्यो. राईको पुग्यो भने त्यसलाई हटाउनु पऱ्यो. जनजाति भन्ने बित्तिकै सबै जनजातिले पाउनुपर्छ भन्ने छैन. पपुलेसनको रेसियोमा रिप्रेजेन्टेसन छ भने उसलाई किन दिने अर्को जनजातिले पाउँछ होइन. त्यो ध्यान दिनुपर्छ हामीले. अनि कुनै समुदाय जातिको वर्चस्व कायम हुन नदिन पनि ध्यान दिनु पऱ्यो. एउटा मात्रै जातीय समुदायले पनि लाभ लियोस् योग्यता प्रणालीलाई कसरी आघात गर्न नदिने त्यो कुरा पनि ध्यान दिनु पऱ्यो. वस्तुपरक बनाउन तथ्याङ्क र सूचना को अध्यावधि गर्नु जरुरी हुन्छ. आरक्षणबाट समग्र निजामती सेवाको प्रभावकारिता घट्नु हुँदैन त्यो कुरामा ध्यान दिनुपर्छ. निजामती सेवाको मूल्य मान्यतामा पनि असर पर्नु भएन. सामाजिक सहिष्णुता कायम गर्न सक्नु पर्यो अनि सशक्तिकरणका माध्यमलाई पनि सँगसँगै लानु पर्यो. एक पुस्तामा सेवा प्रवेशमा एकपटक मात्रै पाउनुपर्छ आरक्षण. एक व्यक्तिले सेवा प्रवेशमा मात्रै एकपटक मात्रै गर्नु पाउनुपर्छ. पटक पटक पाउनु हुँदैन. दोहोरो वञ्चितमा परेकालाई प्राथमिकता दिनुपर्छ आरक्षणमा. दुईवटा महिला भयो भने एउटा खस आर्य पहाडी महिला छ अर्को मधेसी दलित महिला छ एकछिनका लागि भने स्रोत त्यो दलित महिलाले मधेसी महिलाले पाउनुपर्छ. किनभने महिला हुनु वञ्चिती मधेसी महिला हुनु दोस्रो वञ्चिती मधेसी दलित महिला हुनु तेस्रो वञ्चिती हो. त्यसैले गर्दाखेरि त्यो चाहिँ डबल डिसएडभान्टेजलाई प्राथमिकता दिनुपर्छ. र औसत आर्थिक सामाजिक सूचकाङ्क भन्दा तल परेकालाई मात्रै महिला हुने बित्तिकै तपाईँले पाउनु भएन. मधेसी भएकोले मात्रै पाउनु भएन. तपाईँको इन्कम कति छ सोसल स्ट्याटस कस्तो छ त्यो सूचक बनाएर यतिभन्दा कम आमदानी हुने परिवार जसको परिवारको अलरेडी निजामतीमा छैन तेलले होइन जसको नेता मन्त्री के भन्छ यो सार्वजनिक पद धारण गरेको छैन त्यसले यस्ता क्राइटेरिया बनाउनुपर्छ. इन्डियामा त्यो क्राइटेरिया छ. हामी कहाँ पनि बनाएको थिएँ मैले प्रस्ताव गरेको थिएँ सचिवहरूले नै झन्नै मारे होइन. निजामती कर्मचारीले सबैले खेदो खनाएको छ. निजामतीको छोराछोरीले आरक्षण नपाउने भन्यो भने त हामी घरै नगए हुन्छ होइन. घर घरमै यस्तो कानुन बनाउने भनेर राख्ने थिएन. तर मैले चाहिँ प्रश्न छुट्याइदिएको थिएँ यो आरक्षण पनि जातिका आधारमा दिँदा पनि पहिला पुरुष र महिला 45% बनाउने 50% महिला 50% पुरुष अनि त्यो महिलाभित्रको बल्ल खसार्य महिलालाई कति पर्सेन्ट छ त्यति अर्को जनजाति कति छ त्यति त्यो त्यही रेसियोमा बाँड्ने वा फ्र्याक्सन गरेर अनि त्यसपछि त्यो जनजातिको कोटा अहिलेको जुन जुन क्लस्टर छ त्यसको कोटा छुट्याएपछि त्यो वर्गभित्र पुरुष 50 महिला 50 गरेर गर्ने भनेर प्रस्ताव गरेको थियो होइन. त्यो सबै अहिले टाकटुक उल्टाइसक्यो त्यहाँ संसदमा पुग्दा गर्दा पहिलेकै जस्ताको तस्तै बनाइसक्यो. मान्छेको भेरियस इन्ट्रेस्ट हुन्छ त्यो कारणले गर्दाखेरि. तर गर्नुपर्ने चाहिँ त्यस्तो हो होइन त्यस्तो खालको नभएदेखि यो इन्क्लुजनमा तपाईँले हेऱ्यो भने महिलाकोमा मधेसी महिला सिटमा आउँदैन मधेसीको सिटमा बरु आउँछ. जनजाति महिला महिलाकोमा रेयर आई डोन्ट थिङ्क त्यति धेरै आउँछ तर उसको जनजातिकोमा बरु आइरहेको हुन्छ होइन. अनि त्यस्तै गरिकन त्यो वर्गभित्र पनि 50-50 हुँदैन. फेरि त्यो जनजातिलाई दिएको पुरुष जनजातिको आउँछ महिला जनजाति कम आउँछ. दलितलाई दिएको पुरुष दलित आउँछ महिला दलित कम आउँछ. त्यसैले रियल इन्क्लुजन भएको छैन निजामतीमा. धेरै अझै पनि चुच्चे नाकहरूकै मेजोरिटी छ मेरो जस्तो होइन. खाप्चे नाकहरूको अलिक कम मेजोरिटी छ अनि त्यो कारणले अलिक त्यो के भन्छ फुल्ली इन्क्लुसिभ खालको पनि छैन होइन, यस्तो भएको अवस्था छ यही कुरामा तर ध्यान दिनुपर्छ। सकारात्मक विभेद भनेको चाहिँ कुनै वर्गलाई मूल प्रवाहीकरण गर्न अग्रमा पङ्क्तिमा भएको अथवा मूल प्रवाहमा भएको वर्ग समूहको अधिकारलाई केही समयका लागि अङ्कुश लगाएर अर्को वर्गलाई चाहिँ विशेष व्यवस्था गर्ने पद्धति चाहिँ सकारात्मक विभेद हो। यसलाई चाहिँ यसमा खास गरिकन क्षमता बढाउने, प्रतिस्पर्धात्मक सक्षमता बढाउने होइन, अनि त्यसपछि उसको उत्पादकत्व, सचेतना, सशक्तिकरण, मूल प्रवाहीकरण, उपयुक्त व्यवस्था। सकारात्मक विभेद भनेको चाहिँ अघि मैले भने नि यो के भन्छ कार्यालयमा लिफ्ट राख्यो भने अपाङ्गता भएकाहरू पनि जागिर खान उत्प्रेरित हुन्छन् आउँछन्। फ्लेक्सी टाइम दियो भने महिलाहरू स्वतः प्रतिस्पर्धा गर्न आउँछन्। त्यहाँ कोटा दिनु परेन, फ्लेक्सी टाइम दियो अनि त्यसपछि लिजर दिनमा दियो अनि त्यसपछि गरेर चाहिँ तपाईँले यो चाइल्ड केयर सेन्टर बनाइदियो यो भने महिला आफै प्रतिस्पर्धा गरेर पनि आउने हुन्छ नि। पुरुषभन्दा जहिले पनि महिला बढी कम्पिटिटिभ हुन्छ है, बढी मेहनत हार्डवर्किङ गर्न सक्ने हुन्छन्, लामो समय पढ्न सक्ने हुन्छन्। त्यो पुरुषले महिलालाई कहिले पनि जित्न सक्दैन र यो प्राकृतिक नियम हो, जित्न सकेको पनि छैन, न झगडामा जित्छ होइन, न त्यो त्यो के भन्छ घुर्क्याउन दङ्ग्याउनमा जित्छ, केही लागेन भने रुएर भए पनि यो अथवा एकदम वारै गर्नु पऱ्यो भने द सोर्स अफ डिस्ट्रक्सन हेज बिन फिमेल। जहिले पनि चाहे महाभारत होस्, चाहे स्पार्टा र एथेन्सको विशाल युद्ध होस्, धार्मिक युद्धहरू हेर्नुभयो भने पनि या विश्वयुद्धै भन्नुहोस्, दिस इज अल अबाउट विमन होइन, महिलाको कारणले। र शिवले डिस्ट्रक्सन गर्ने शिवले होइन, शक्तिले हो, देवीले हो, र शिवले पनि जट्टा बजारेर काण्डव नृत्य गरेर यो गरेर होइन अग्निको ज्वाला निकाल्नु, त्यहाँबाट सिर्जना के गर्छ, मैलै गर्छ, काली, दन्तकाली, भद्रकाली, महाकाली, के काली, अनि गएर छप्काउने चाहिँ कालीले नै, देवीले हो, अन्त्यमा नरसंहार, यो सारा संहार गर्ने के अरे राक्षसहरूको संहार गर्ने चाहिँ। त्यसैले महिला टेन्डरनेस, लभ, केयर, ब्युटी सबै कुरा हो, टोलरेन्स हो, तर फेरि महिला के पनि हो त भन्दा डिस्ट्रक्सन पनि, द के अरे एउटा के भन्छ के औरती के अरे आबादी भी करती है और बर्बादी भी करती है भन्ने छ नि। सो त्यसैले महिलालाई कहिले कम आँक्नु हुँदैन र कम्पिटिसनमा पनि हेर्नुभयो भने स्कुलमा मैले त प्री प्राइमरीदेखि पढाएको, 11 वर्षसम्म पढाएको अनुभव छ, त्यहाँ नर्सरी, एलकेजी, युकेजी 1, 2, 3, 4, 5 केटी फर्स्ट हुन्छ होइन, अनि 6 हुँदै पछि केटी सेकेन्ड, थर्ड, फोर्थ, एसएलजी दिँदा त ब्याक हुन्छ, आइए पढ्दा पढ्दै बिए गर्न गइसकेको हुन्छ एसएलजी पास गर्ने बित्तिकै होइन। सो अहिले अलिक चेन्ज भयो, हाम्रो पालामा त युनिभर्सिटी पढ्दा त देयर वर नो गर्ल्स थिए भने पनि 5-6 थिए, मास्टर्स पढ्दाखेरि अल अफ देम वर म्यारिड, वी वर सो अनलक्की एट द्याट टाइम होइन। सो त्यो बेलामा तर त्यो के कारणले भन्दा त सामाजिक संरचनाको कारण र त्यो कल्चरको कारणले गर्दाखेरि त्यस्तो भएको हो। तर अब उनीहरू कम्पिटिसनबाटै आउन सक्छन्, तर एप्रोप्रिएट इन्भाइरोमेन्ट हुनु पऱ्यो, त्यो एप्रोप्रिएट इन्भाइरोमेन्ट पनि के हो, सकारात्मक विभेद हो त्यो चाहिँ होइन, उपयुक्त वातावरण बनाइदिनु पनि सकारात्मक विभेद हो। अब सकारात्मक विभेद कसरी गर्न सकिन्छ, क्षमता विकास गरिदिएर गर्न सकिन्छ, उपयुक्त वातावरणको विकास गरेर गर्न सकिन्छ, कोटा आरक्षण पनि सकारात्मक विभेदकै औजार हो, सहुलियत दिएर गर्न सकिन्छ, जस्तो निश्चित वर्गलाई छुट, जस्तो महिलालाई 40 वर्षसम्म दिने आदि, प्राथमिकता दुई उस्तै उस्तै अवस्थामा भएको भयो भने त्यस्तो वर्गलाई प्राथमिकता दिनु, यिनीहरू चाहिँ सकारात्मक विभेदका टुलहरू हुन्। जाँचमा यो वाह्यात्व हुनलाई तर आउँछ, आरक्षण र सकारात्मक विभेद बिचको कुनै भिन्नता हुँदैन यो होइन, त्यो सकारात्मक विभेदकै टुल हो, सिनोनिमसले पनि प्रयोग हुन्छ, तर अब तपाईँलाई जाँचमा आइदिन्छ, आयो भने चाहिँ यसरी भिन्नता छुट्याउनु होला, यहाँ समय चाहिँ मैले व्याख्या गरिनँ। किन चाहिएको सकारात्मक विभेद आरक्षण भन्दा पिछडिएको वर्ग समूहको क्षमता विकास, मूल प्रवाहीकरण, मनोबल उच्च बनाउन होइन, राज्यको अधिकार, स्रोत, साधन र अवसरमा समान पहुँच सुनिश्चित गर्नका लागि, एकता अखण्डता बलियो बनाउन, राष्ट्रिय विविधतामा एकता कायम गर्न, बहुलवादको संरक्षण गर्न होइन, अन्तर सांस्कृतिक सक्षमता भन्छ यी क्रस कल्चरल कम्पिटेन्सी, एउटै मात्रै सम्प्रदायको उपस्थिति भयो भने त्यसको पर्फर्मेन्स कम हुन्छ, फरक फरक समुदाय, सम्प्रदाय, लिङ्गका मान्छेहरू भयो भने उत्पादकत्व बढी हुन्छ है, त्यसलाई क्रस कल्चरल कम्पिटेन्सी। डाइभर्सिटी डेभिडेन्ट, फरकसँग फरक क्षमता हुन्छ, त्यसको लाभ लिनुलाई डाइभर्सिटी डेभिडेन्ट। ऐतिहासिक गल्तीको करेक्सन, करेक्टिङ हिस्टोरिकल रङ, र क्षतिपूर्ति, कम्पेन्सेटिङ, त्यसको क्षतिपूर्ति दिनका लागि यो आवश्यक छ, र निजामती सेवा, सार्वजनिक प्रशासन, सरकारी संयन्त्रको सामाजिक वैधता हासिल गर्न, सोसल लेजिटिमेसी, त्यसलाई समाजले आफ्नो भनेर ग्रहण गरोस् त्यसका लागि पनि चाहिन्छ। र राज्यले अन्तर्राष्ट्रिय स्तरमा जारी गरेका प्रतिबद्धता, घोषणा गरेका कमिटमेन्टहरू पुरा गर्न पनि, सन्धि सम्झौता पुरा गर्न पनि यी व्यवस्थाहरू गर्नुपर्छ। अब नेपालमा चाहिँ संविधानले महिला, मधेसी, आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिका लागि यो सकारात्मक विभेद र आरक्षणको नीति लिने भन्ने राज्यको नीति छ। समानुपातिक समावेशी सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अवलम्बन गरिएको छ र समानुपातिक प्रतिनिधित्व सहितको मिश्रित निर्वाचन प्रणाली छ। निजामती सेवा ऐनले यो 45% आरक्षण खुल्लातर्फको आरक्षणका लागि विभाजन गरेर 6 वर्गमा दिएको छ। समावेशी सिद्धान्त लागू हुने वर्गमा समावेश प्रवेशमा, सेवा प्रवेशमा सहुलियतको पनि प्रावधान छ, होइन? त्यो सहुलियत खुल्ला प्रतियोगितामा महिला वर्गका लागि प्रवेशमा, परीक्षण कालमा, बढुवामा सहुलियतको व्यवस्था दिएको छ। 40 वर्षसम्म प्रवेश गर्न पाउँछ, 4 वर्षमा बढुवाका लागि योग्य हुन्छ, 6 महिना मात्रै के परीक्षण काल लाग्छ। पेन्सनमा सहुलियत छ, महिला 18 वर्ष भएर रिटायर भयो भने 20 पुरिएर दिन्छ, किनभने 40 हुँदा 58 वर्ष गर्दाखेरि त्यो हुने। पुरुष 18 वर्ष काम गऱ्यो भने पेन्सन पाउँदैन, 19 वर्ष 11 महिना गऱ्यो पनि पाउँदैन, 20 वर्ष पुरा हुनुपर्छ। त्यसैले महिलाका लागि यो सुट सहुलियत दिएको, तर यो किन दिएको भन्दा बायोलोजिकल फ्याक्टरले दिएको हो। यो चाहिँ महिलाले बच्चा पनि त पाउनुपर्छ, अनि हामीले त्यो उमेरलाई कम्पेन्सेट गर्नका लागि चाहिँ 40 वर्षसम्म, नत्र भने फेरि छोराछोरी पाउँदिनँ भनेर महिलाहरूले सम्मेलन गरेर साझा घोषणा पत्र जारी गरे, कसैले पनि बच्चा पाउने भनेर एउटै जेनेरेसनमा कोरोना आउनै पर्दैन, सबै सकिहाल्छ। त्यसैले विभिन्न फ्याक्टरले गर्दा यस्ता प्रोभिजनहरू गरेको छ। अनि सेना प्रहरी अन्य संस्थानहरूमा पनि यसको अभ्यास छ। पुनर्योजनाले पनि यो सहभागिता, सकारात्मक विभेद आरक्षणको माध्यमबाट अर्थपूर्ण सहभागिता तिनटै तहको सरकारमा गर्ने भनेको छ। सुशासन ऐन, अपाङ्गता संरक्षण ऐन, भूमि सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन, समाज कल्याण ऐन, यस्ता विभिन्न ऐनहरूले पनि सकारात्मक विभेद आरक्षण समावेशीकरणका प्रबन्धहरू गरेका छन्। तथापि समस्या नेपालमा आरक्षण, सकारात्मक विभेद अथवा यो सबैका एकमुष्ट भन्दाखेरि पनि हुन्छ, अलग अलग गर्न पनि सकिन्छ, समस्याहरू छन्। हाम्रो चाहिँ निजामती सेवा ऐनमा आर्थिक सामाजिक परिसूचकका आधारमा आरक्षण गर्ने भनिएको छ, तर त्यो आर्थिक सामाजिक परिसूचक त विकासमा छैन। एउटा चाहिँ क्लियर हुनु है, धेरैले के भन्छन् यो जातिका आधारमा आरक्षण दियो, लिङ्ग, क्षेत्र, भूगोलका आधारमा आरक्षण दियो, गरिबीका आधारमा दिनुपर्छ भन्छन्। प्रिन्सिपल्ली फन्डामेन्टल्ली रङ हो, आरक्षण जातिलाई नै दिने हो, आरक्षण लिङ्गलाई नै दिने हो। आरक्षित गरेर हामीले महिलालाई ल्याउन खोजेको हो, मधेसीलाई ल्याउन खोजेको हो, दलितलाई ल्याउन खोजेको हो, जनजातिलाई ल्याउन खोजेको हो, अपाङ्गता भएका व्यक्तिहरूलाई, पिछडिएको क्षेत्रकै मान्छेलाई ल्याउन खोजेको हो। यसमा कुनै दुई मत छैन, संसारभरि आरक्षण यस्तै आधारमै हुन्छ। तर सामाजिक आर्थिक परिसूचक भनेको के हो त भन्दा, त्यो वर्गमा कसले चाहिँ आरक्षण पाउने त भन्नलाई चाहिँ सामाजिक आर्थिक परिसूचक। त्यो भएर पनि गरिब छ भने अनि बल्ल आरक्षण पाउने हो, त्यो भएर पनि पछाडि परेको छ भने अनि बल्ल आरक्षण पाउने हो, त्यो भन्न खोजेको हो। न कि आरक्षण जातिको आधारमा होइन, यो हैसियत अथवा गरिबीको आधारमा दिनुपर्छ भन्नु चाहिँ तपाईँले नम्बर त पाउनु होला, तर त्यो फन्डामेन्टल्ली इनकरेक्ट कुरा हो, त्यो कुतर्क मात्रै होइन, सही तर्क चाहिँ होइन। अब नेपालमा त्यही परिसूचकको विकास भएको छैन, र त्यो वर्गको एलिटले मात्रै फाइदा लिएको छ, अनि एउटै व्यक्तिले पटक पटक पाएको छ। कल्पना गर्नुहोस्, एउटा महिला छ, पिछडिएको क्षेत्रको हो, अनि त्यो महिला 52 महिला छ, अनि त्यसले चाहिँ मधेसी दलितसँग बिहे गर्यो, अथवा 52 पनि छैन, जनजाति महिला छ होइन, अनि त्यसले मधेसी दलितसँग बिहे गर्यो भने कतिवटा आरक्षण पाउँछ? पिछडिएको क्षेत्रको पाउँछ, महिलाको पाउँछ, मधेसीको पाउँछ, दलितको पाउँछ, अपाङ्ग त पाउँदैन। अब आफू अपाङ्ग छ भने, आफू अपाङ्ग हुनु पऱ्यो, अपाङ्ग जनजाति महिला छ भने अब उसले दलित मधेसीसँग बिहे गर्यो, र त्यो पिछडिएको क्षेत्रको छ भने अब उसको हस्बेन्ड भए पनि पो, ऊ पिछडिएको क्षेत्रको भए पनि दुवैतिरबाट पाउँछ। आफू आफै हुँदा त पाइ नै हाल्यो, हस्बेन्ड भएपछि हस्बेन्डकोबाट पनि पाउँछ। त्यसैले यो उसले अब चाहिँ अपाङ्गताको पायो, महिलाको पायो, दलितको पायो, मधेसीको पायो, पिछडिएको क्षेत्रको पायो, सबै भ्याइदिने रहेछ उसले होइन। त्यसैले गर्दाखेरि बिहे हुन बाँकी कोही त्यस्तो महिला हुनुहुन्थ्यो सो यो कतिचोटि को एउटै व्यक्तिले कति आधारमा पाउने, यो समस्या छ। एक व्यक्तिले एउटा समूहबाट एकपटक सेवा प्रवेशमा पाउनुपर्ने हो, त्यो हामी कहाँ छैन, त्यस्तो पाएको पनि छ हाम्रोमा है। मैले उदाहरण दिएको तिनवटा जति आरक्षण, तिनवटा फरक फरक समूहबाट एउटै व्यक्तिले आरक्षण लिएको, अवस्था छ. अनि हामी कहाँ पनि देयर देयर बिकज दे हेभ कोटा भन्ने मानसिकता विकास हुँदै गएको छ. अनि आफू आरक्षित भएको पुष्टि गरिरहनु पर्नेले मनोवैज्ञानिक त्यो हीनता बोध यहाँ पनि छ. योग्यता प्रणाली प्रभावित हुँदा योग्य व्यक्तिहरू पलायन हुने सम्भावना बढेको छ, भएका छन् नभन्ने सम्भावना बढेको छ. आरक्षितहरूको अभिलेख व्यवस्थापनमा समस्या परेको छ, त्यसैले आरक्षित को अर्को को भनेर पछि छुट्टिँदैन, त्यो अलिकति अन्याय हुन्छ जस्तो लाग्छ. आरक्षण सँगै क्षमता विकासका कार्यान्वयन नहुँदा भित्र चाहिँ आउँछन् तर निर्णायक तहमा पुग्दैनन् अथवा दिएको जिम्मेवारीमा राम्रो पर्फर्मेन्स नगर्ने हुन सक्छ. यस्ता खालका समस्याहरू छन् भनेर यो समावेशीकरणको कुरा यहाँ सकेर एकछिन तपाईँहरूलाई ब्रेक दिनु पऱ्यो 10 मिनट जति होइन, अनि 1 घन्टा जति पढौँ है त.